This is very good, this is development planning, and this is a public financial. मानसिक जो स्थापन भित्री चाहिँ सहरमा बुझ्नुपर्छ एउटा नेसनल लेभलको सन्दर्भमा भनेर चाहिँ मुलुकमा कुन समयमा कस्तो जनशक्ति कति सङ्ख्याको आवश्यक पर्छ भनेर पूर्वानुमान गर्ने यानि कि प्रक्षेपण गर्ने अनि अहिले भइराखेको जनशक्तिबाट त्यो माग पूर्ति हुन्छ कि हुँदैन भनेर अनि एसेसमेन्ट गर्ने र माग र आपूर्ति बिचको ग्याप पहिचान गरेर त्यो ग्याप पुरा गर्न आवश्यक रणनीति विकास र कार्यान्वयन गर्नका लागि योजना सङ्गठन निर्देशन र नियन्त्रणको कामलाई चाहिँ त्यसको सन्दर्भमा कति मान्छे चाहिन्छ अहिले भएको बाटो हुन्छ माग र आपूर्ति बिचको ज्ञात कति हुन्छ कस्तो के को ज्ञात हुँदा स्किल ज्ञात हुन्छ डिमान्ड एउटा स्किलको हुन्छ मान्छेसँग भएको स्किल अर्कै हुन्छ भने चाहिँ त्यो कि ग्यापलाई फुलफिल गर्न कस्तो एजुकेसन कस्तो ट्रेनिङ लङ टर्म सर्ट टर्म होइन के गर्नुपर्छ भनेर रणनीति बनाउने र कार्यान्वयन गर्ने त्यो ग्याप फुलफिल गर्न प्रयोजनको लागि गरिने योजना राष्ट्रिय स्तरको तर यहाँ हामीले पढ्न निजामती सेवाभित्रको सार्वजनिक शासनभित्रको अथवा अर्गनाइजेसनल लेभलको त्यसैले अर्गनाइजेसनल लेभलमा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट आयो भने के भन्नुपर्छ भन्दाखेरि सङ्गठनमा रिक्त पदमा उपयुक्त समयमा उपयुक्त सङ्ख्या र प्रकारको मानव स्रोत प्राप्ति विकास उपयोग र सम्भार गर्न गरिने योजना सङ्गठन निर्देशन र नियन्त्रणको कामलाई चाहिँ मानव संसाधन व्यवस्थापन युटिलाइजिङ एन्ड मेन्टेनिङ the appropriate human resource at appropriate time with appropriate quality in an organization and sangathan bhitra upyukta samaya ra upyukta gunastarko sampatti prapta garna sambhav gardinu त्यसैले अब यसमा खास गरी ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको इट अल्सो इन्कम पासेस अल एक्टिभिटिज फ्रम प्री रिक्रुटमेन्ट टु पोस्ट रिटायरमेन्ट एक्सन अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट अथवा यो भनेको चाहिँ मानिसको व्यवस्थापन गर्ने सम्बन्धमा भर्ना लिनुभन्दा पहिलेदेखि रिटायरमेन्ट भइसकेपछिसम्मका मान्छेलाई व्यवस्थित गर्ने सबै क्रियाकलापहरू चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट तर एउटा के बुझ्नु पऱ्यो भने एचआरएम इज अबाउट म्यानेजिङ पिपुल एट वर्क यो कार्यस्थलमा मानिसलाई व्यवस्थापन गर्ने कुरा हो अरू यो क्लासरुममा तपाईँलाई भयो भने भिड म्यानेज गर्ने कुरा पपुलेसन म्यानेज गर्ने कुरा एचआरएम एचआरएम भनेको चाहिँ इट इज म्यानेजिङ पिपुल एट वर्क कार्यस्थलमा चाहिँ कसरी म्यानेज गर्ने भन्दा सङ्गठनको लक्ष्य प्राप्तिका लागि मानिसबाट अधिकतम उत्पादन जस्तो प्रतिफल प्राप्त गर्ने यो चाहिँ यसका चाहिँ सङ्गठनको लागि आवश्यक पर्ने मानिसलाई व्यवस्थापन गर्न उसको भर्ना पूर्वदेखि र अवकाश पश्चातसम्मका सम्पूर्ण क्रियाकलापहरूलाई व्यवस्थित गर्ने सन्दर्भमा गरिने योजना सङ्गठन निर्देशन क्रिया अब यसमा किन यो मानव संसाधन व्यवस्थापन महत्त्वपूर्ण हुन्छ सङ्गठनमा भन्दाखेरि चाहिँ सङ्गठनमा उत्पादनका अरू सबै साधनहरू चाहिँ चेतनाविहीन निर्जीव हुन्छ र तिनीहरूलाई सञ्चालन गर्ने कसले ह्युमन रिसोर्स सङ्गठनमा ह्युमन रिसोर्स मात्र एउटा सचेत र जीवित साधन हो जसले अरू सबै उत्पादनका साधनहरूलाई परिचालन गर्छ अरू क्यापिटल छ टेक्नोलोजी छ मसिनरी छ होइन प्रोसेस छ इन्स्टिच्युट छ सबै छ अनि इन्भेस्टमेन्ट पनि जति पनि गराएको छ तर ह्युमन रिसोर्स छैन भने ती अरू उत्पादनका साधनले काम गर्दैनन् तिनीहरूलाई मोबिलाइज गर्ने कुरा तिनीहरूबाट अधिकतम उत्पादन लिने कुरा ह्युमन रिसोर्सले नै गर्दाखेरि मानव संसाधन सङ्गठनको लागि ज्यादै महत्त्वपूर्ण उत्पादनको साधन हो अरूको तुलनामा र मानव संसाधन व्यवस्थापन भनेकै त्यस्तो ह्युमन रिसोर्सलाई सङ्गठनले अधिकतम उपयोग गर्ने गरी व्यवस्थापन गर्ने प्रयोग गर्ने पद्धति हो त्यसैले ह्युमन रिसोर्स म्यानेजमेन्टको उद्देश्य महत्त्व भनेर चाहिँ सङ्गठनको रिक्त पदमा उपयुक्त मानिसहरूलाई उपयुक्त कर्मचारीहरूलाई भित्र्याउनु एउटा हो एक्वायरिङ ह्युमन रिसोर्स ढाकेर बोल्दैछ. दोस्रो समर्थनमा भित्राइसकेपछि उनीहरूलाई समन्वयनको आवश्यकता अनुसार के गर्नु विकास गर्नु. पढ्नुमा आउँछ, मेरिट र सर्टिफिकेट पनि तपाईँसँग हुन्छ, तर तपाईँसँग भएको ज्ञान र सिप सङ्गठनको निडसँग म्याच नगर्न सक्छ. त्यसैले सङ्गठनले आफ्नो आवश्यकता अनुसार मानव संसाधनको विकास गर्नु अर्को हो भनेदेखि, अर्को चाहिँ कर्मचारीको तलब भत्ता सुविधा सम्बन्धी व्यवस्था गर्नु ताकि उनीहरू ढुक्क भएर सङ्गठनको लागि काम गर्न सकोस्. म्यानेज दि स्यालेरी एन्ड बेनिफिट फर इम्प्लोइजेसन, यो पनि एचआरएमको काम हो. त्यति गरिसकेपछि अब उनीहरूलाई काम लिनका लागि मोटिभेटिङ पर्सनल इन अर्गनाइजेसन, सङ्गठनमा कर्मचारीहरूलाई उत्प्रेरित गर्नु र उनीहरूको मनोबल उच्च राख्नु. यदि मोटिभेटेड भएनन् भने उनीहरूले राम्रोसँग काम गर्दैन. त्यसैले एचआरएम मोटिभेट्स इम्प्लोइज इन अर्गनाइजेसन टु म्याक्सिमाइज देयर प्रोडक्सन एन्ड प्रोडक्टिभिटी. अब त्यति गरिसकेपछि अर्को चाहिँ के हो त भन्दाखेरि, यो कर्मचारीहरूको अधिकतम उपयोग गर्नु, युटिलाइजिङ ह्युमन रिसोर्स, मानव संसाधनको उपयोग गर्नु भनेको के हो त, उपयुक्त स्थानमा उपयुक्त व्यक्तिलाई राख्नु, उपयुक्त जिम्मेवारी प्रदान गर्नु, अनि त्यसपछि कामको कार्यविधिहरू तय गरिदिनु र काम गरिराख्नेका बखत त्यो कामको सुपरिवेक्षण गर्नु र करेक्टिभ एक्सन लिनु, यो सबै गरेर के गर्न सकिन्छ, युटिलाइजेसन अफ ह्युमन रिसोर्स गर्न सकिन्छ. त्यसैले मानव संसाधनको अधिकतम उपयोग गर्नु, यो पनि अर्को अब्जेक्टिभ हो भनेदेखि, यो सक्षम उच्च उत्पादनशील ट्रेन ह्युमन रिसोर्सलाई सङ्गठनमा टिकाएर रिटेनिङ ह्युमन रिसोर्स इन अर्गनाइजेसन, रिटेनिङ कम्पिटेन्ट ह्युमन रिसोर्स इन अर्गनाइजेसन. सक्षम भएपछि उनीहरू छोडेर अर्को अर्गनाइजेसनले बेटर स्यालेरी बेटर सुविधा दियो भने जाने हुनसक्छ. त्यसैले रिटेनिङ ह्युमन रिसोर्स इन अर्गनाइजेसन यो पनि अर्को अब्जेक्टिभ हो. एउटा एचआरएमले के गर्छ भन्दा, हार्मोनाइजिङ इन्डिभिजुअल ग्रुप एन्ड अर्गनाइजेसन, सङ्गठनमा व्यक्ति समूह र सङ्गठनको लक्ष्य बिच एकरूपता कायम गर्नु. व्यक्तिले आफ्नो लक्ष्य प्राप्त हुने भएन भने काम गर्दैन, ग्रुपको लक्ष्य प्राप्त भएन भने त्यो ग्रुपले मिलेर काम गर्दैन. त्यसैले व्यक्ति र समूहको समेत लक्ष्य प्राप्ति गर्दै सङ्गठनको लक्ष्य प्राप्ति गर्नु पर्छ. त्यसैले सङ्गठनको लक्ष्यसँग व्यक्ति र समूहको लक्ष्यका बिचमा तालमेल मिलाउनु पर्ने हुन्छ. त्यो पनि मानव संसाधन व्यवस्थापनको फङ्सन हो भने अप्राइजल अफ पर्फर्मेन्स अफ इम्प्लोइज इन अर्गनाइजेसन, त्यो सङ्गठनमा कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने काम पनि गर्ने गर्छ. यो मानव संसाधन व्यवस्थापनले नै गर्छ र इन्स्योरिङ दि जब सेक्युरिटी एन्ड करियर डेभलपमेन्ट अफ इम्प्लोइज अर्गनाइजेसन, यो कर्मचारीहरूको पेसाको सुरक्षा, जब सेक्युरिटी अथवा जागिरको सुरक्षा, पेसाको सुरक्षा र वृद्धि विकासको सुनिश्चितता गर्नु. सेवाको सुरक्षा गरिदिनु पऱ्यो, त्यसपछि वृद्धि विकासको सुनिश्चितता गरिदिनु पऱ्यो. त्यो काम पनि गर्ने गर्ने हो, मानव संसाधन व्यवस्थापनले नै गर्ने हो. देन ह्युमन रिसोर्स म्यानेजमेन्ट अल्सो ह्यान्डल्स दि ग्रिभेन्स अथवा गुनासो व्यवस्थापन गर्नुको व्यवस्थापन गर्नु र कुनै द्वन्दहरू भए त्यस्ता द्वन्दहरूको समाधान गर्नु, यो काम पनि मानव संसाधन व्यवस्थापनले गर्छ. र अर्को एउटा चाहिँ पोस्ट रिटायरमेन्ट म्यानेजमेन्ट, अवकाश पछिको व्यवस्थापन. कर्मचारी भनेको रिटायर भएपछि पनि सङ्गठनको दायित्व रहन्छ, उसलाई सोसल सेक्युरिटी, पेन्सन, अन्य किसिमका सुविधाहरू र उसको अनुभव क्षमताको रिटायरमेन्ट पछि पनि सङ्गठनले उपयोग गर्नुपर्ने हुन्छ. यो सबै कुरालाई चाहिँ पोस्ट रिटायरमेन्ट म्यानेजमेन्ट भन्छ. यो पनि मानव संसाधन व्यवस्थापनको कार्यक्षेत्र अथवा यसको उद्देश्य, यसको महत्त्वभित्र पर्छ. अब यस्तो एचआरएमको चाहिँ चारवटा डाइमेन्सनहरू तपाईँहरूको कोर्समा दिएको छ. त्योमध्ये पहिलो चाहिँ एफिजिसन हो, प्राप्ति. प्राप्ति भनेको मानव संसाधन प्राप्ति भनेको के हो त भन्दा, सङ्गठनको रिक्त पदमा समयमै जनशक्ति ल्याउनु, समयमै जनशक्ति प्राप्त गर्नु नै प्राप्ति हो. सङ्गठनमा विभिन्न कारणले रिक्त हुन्छ पद, कोही रिटायर भएर हुन्छ, कोही बढुवा भएर हुन्छ, होइन, वा चाहिँ सरुवा भएर कुनै पनि कारणले रिक्त भएको पदमा उपयुक्त समयमा अथवा धेरै समय भ्याकेट नहुने गरिकन चाहिँ यो समयमै आवश्यकता अनुसारको जनशक्ति भित्राउनुलाई हामी प्राप्ति गर्छौँ. प्राप्ति इज ए सम टोटल अफ भेरियस एक्टिभिटिज, यो चाहिँ धेरै क्रियाकलापहरूको समष्टि हो प्राप्ति भनेको। जब तपाईँलाई यो रिक्रुटमेन्ट पर्छ प्राप्तिको पहिलो क्रियाकलाप, यो रिक्रुटमेन्ट भनेको भरमा रिक्त पदमा बजारमा उपलब्ध योग्यता पुगेका बढीभन्दा बढी मानिसहरूको दरखास्त प्राप्त गर्नलाई हामी भर्ना भन्छ। जब तपाईँले दरखास्त सब्मिट गर्नुहुन्छ तपाईँको भर्ना भनेको त्यो हो है। त्यसैले रिक्रुटमेन्ट रिक्रुटमेन्ट दुई किसिमको, एउटा निगेटिभ अर्को पोजिटिभ हुन्छ। निगेटिभ भनेको सङ्गठनले सूचना निकाल्ने, त्यो सूचना हेरेर जसले जसले दरखास्त दिन्छ तिनीहरू मध्ये मात्रै प्रतिस्पर्धा गराएर राम्रो मान्छे छान्ने, त्यहाँ भएका मध्ये राम्रो छान्नेलाई निगेटिभ रिक्रुटमेन्ट हुन्छ। यसो गर्दा ट्यालेन्ट हन्ट गर्न बजारको बेस्ट ब्रान्डहरूलाई आकर्षित नगर्न पनि सकिन्छ, किनभने त्यस्ता मान्छेहरू आफै खोज्दै दरखास्त हाल्न नआउन सक्छन्। पोजिटिभ रिक्रुटमेन्ट भनेको चाहिँ जनशक्तिको बजारसम्म पुगेर मानिसहरूलाई दरखास्त हाल्न अभिप्रेरित गर्ने, आह्वान गर्ने, विभिन्न सहुलियत सुविधाहरूको बारेमा प्रचार प्रसार गर्ने, वा विशेष व्यवस्था रेड कार्पेटिङ, पोचिङ, रेडिङ भन्छ, अर्कोमा स्थापित भइसकेको मान्छेलाई बिना प्रतिस्पर्धा ल्याउने जस्ता विधिहरूको प्रयोग गरेर पोजिटिभ रिक्रुटमेन्ट गरिन्छ। हामी कहाँ निगेटिभ रिक्रुटमेन्ट छ लोकसेवा आयोगले गर्ने। रिक्रुटमेन्ट पछि अब के हुन्छ त भन्दा सेलेक्सनको प्रोसेस सुरु हुन्छ। छनौट छनौट भनेको रिक्रुटमेन्टबाट प्राप्त भएका दरखास्तहरूलाई छानबिन गर्ने र स्वीकृत गर्ने एउटा, दोस्रो प्रारम्भिक परीक्षा लिने, ती स्वीकृत भएका दरखास्त दिने उम्मेदवारहरूको प्रारम्भिक परीक्षा अथवा क्वालिफाइङ टेस्ट, योग्यता परीक्षा, पूर्व योग्यता परीक्षा, प्री क्वालिफाइङ टेस्ट, यो भनेको के हो त भन्दा तपाईँको यो पहिलो पत्रको जाँच जस्तो, त्यसलाई प्रारम्भिक स्क्रिनिङ भनेर भन्छ। प्रारम्भिक परीक्षा, प्री क्वालिफाइङ टेस्ट होइन, पूर्व योग्यता परीक्षा। अब यसबाट छनौट भएकाहरूको मूल परीक्षा लिइन्छ। मूल परीक्षा तिन किसिमको हुन्छ, एउटा लिखित हुन्छ, अर्को प्रयोगात्मक हुन्छ, अर्को चाहिँ अन्तर्वार्ता हुन्छ। लिखित जुन पदमा जागिर खान खोजेको हो, दरखास्त दिएको हो, त्यसको सैद्धान्तिक विश्लेषणात्मक ज्ञान जाँच्नलाई सब्जेक्टिभ प्रश्नहरू सुनेर लिखित परीक्षा लिइन्छ। र त्यो काम गर्न कुनै व्यावहारिक सिपको परीक्षण गर्नु जरुरी छ भने यो चाहिँ प्रयोगात्मक परीक्षा पनि लिइन्छ, प्र्याक्टिकल टेस्ट पनि लिइन्छ। र प्रयोगात्मक सकिएपछि चाहिँ अब मौखिक परीक्षा यानि कि अन्तर्वार्ता। अन्तर्वार्ता चाहिँ जाँचमा लेखे जस्तै क्षमता देखाउन त्यो व्यक्ति सक्छ कि सक्दैन भनेर उसको कन्फिडेन्सको टेस्ट र मेरिट स्थापित जुन परीक्षाले लिखित परीक्षाबाट उसले आफ्नो मेरिट जुन साबित गरेको छ त्यो व्यवहारमा छ कि छैन उसमा भनेर हेर्ने कुरा चाहिँ अन्तर्वार्ता हो। दुई किसिमको हुन्छ अन्तर्वार्ता पनि, एउटा सामूहिक अन्तर्वार्ता, क्यान्डिडेट वर्क इन ए ग्रुप वर टिम वर्क, समूहमा काम गर्न सक्छ कि सक्दैन भनेर हेर्नलाई ग्रुप इन्टरभ्यू लिइन्छ भनेदेखि इन्डिभिजुअल इन पर्सन इन्टरभ्यू भनेको चाहिँ व्यक्तिगत रूपमा उसले समस्याको कसरी समाधान गर्न सक्छ, परिस्थितिलाई कसरी कोप गर्न सक्छ, उसँग लजिकल रिजनिङ कतिको राम्रो छ, एनालिटिकल पावर कतिको छ, पेसेन्स टोलरेन्स कस्तो छ, होइन लेभल अफ कन्फिडेन्स कस्तो छ भनेर इन्डिभिजुअल रूपमा हेरिन्छ। त्यसैले अन्तर्वार्ता व्यक्तिगत र सामूहिक गरी दुई किसिमको हुन्छ। अन्तर्वार्ता पनि सकिएपछि अब स्वास्थ्य परीक्षण हुन्छ। पार्टिकुलर पदमा बसेर काम गर्न त्यो उम्मेदवार मानसिक र शारीरिक रूपमा स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गरिन्छ। स्वास्थ्य परीक्षण पनि पास भइसकेपछि अब के गरिन्छ त भन्दा यो सबैको मूल्याङ्कनका आधारमा अन्तिम योग्यता क्रमको सूची निर्धारण गरिन्छ र प्रकाशन गरिन्छ, यानि कि छनौटको निर्णय गरिन्छ है। स्वास्थ्य परीक्षण पनि भइसकेपछि अब को को सेलेक्ट हो भनेर छनौटको अन्तिम निर्णय गरिन्छ र सिफारिस, छनौटको निर्णय गरेर सिफारिस लोकसेवा आयोगले छनौटको निर्णय गर्छ मेरिट सहित। त्यसपछि सेवा सञ्चालन गर्ने मन्त्रालयलाई उम्मेदवार सिफारिस गरेर पठाउँछ। यसरी सेवा सञ्चालन गर्ने मन्त्रालयमा उम्मेदवार सिफारिस भएर आइसकेपछि त्यो मन्त्रालयले अब उसलाई के गर्छ, यो नियुक्ति दिन्छ र शपथ खुवाउँछ है। नियुक्ति र शपथ, नियुक्ति चाहिँ यो तपाईँको निजामती सेवामा स्थायी प्रवेश गरेको प्रमाण पत्र दिनुलाई नियुक्ति दिनु भनिन्छ। अनि त्यसपछि शपथ पाइन्छ, यो एउटा आचरण, अनुशासन, नैतिकता, निष्ठा, निजामती सेवाका मूल्य मान्यता, व्यवसायिकता, यी प्रति निष्ठावान रहन्छु म, यसको पालना गर्छु भनेर शपथ पाइन्छ। नियुक्ति र शपथ सकिएपछि अब सेवाकालीन तालिम, के अरे सेवा प्रवेश तालिममा पठाइन्छ है। यो सर्भिस प्री सर्भिस ट्रेनिङ, सेवा पूर्व सेवा प्रवेश तालिम, सेवा प्रवेश तालिम। अब यो तालिममा चाहिँ तपाईँलाई सेवामा गएर गर्ने कामहरूको बारेमा सिकाइन्छ, सैद्धान्तिक र व्यवहारिक दुइटै। सेवा प्रवेश तालिमको इभ्यालुएसन र लोकसेवाहरूको मेरिटको आधारमा अब के गरिन्छ, पदस्थापन गरिन्छ। र पदस्थापन भनेको चाहिँ बेस्ट अन द प्रिन्सिपल अफ राइट म्यान इन राइट प्लेस, उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा पदस्थापन गर्नुपर्छ भनिन्छ। त्यो भनेको के हो भने व्यक्तिको योग्यता, व्यक्तिको अनुभव र व्यक्तिको रुचि हेरेर कहाँ यो मान्छे फिट हुन्छ भनेर त्यो ठाउँमा पदस्थापन गर्नुपर्ने हुन्छ। पदस्थापन गरिसकेपछि अभिमुखीकरण र सामाजिकीकरण गरिन्छ। अभिमुखीकरण भनेको चाहिँ गिभिङ यु द ब्रिफ नलेज अर नो हाउ अबाउट द अर्गनाइजेसन प्रोसेस, दि नेचर अफ यर जब, दि सिस्टम यु हेभ टु फलो इन यर जब, अफिस लेआउट, रुल्स अफ द अफिसेस, युर पियर्स, सुपरभाइजर्स, मेज के भन्छ इन्डिकेटर्स एन्ड बेसिस अफ यर इभ्यालुएसन, यो सबै कुरा तपाईँको कार्यालय लेआउट, कार्यालय समय, को कोसँग सम्बन्ध राखेर काम गर्नुपर्छ, सुपरिवेक्षक को हो, मूल्याङ्कन कसरी हुन्छ, इक्विपमेन्ट यन्त्र उपकरणहरू कसरी अपरेट गर्नुपर्छ, फ्याक्स कसरी, प्रोटोकल मसिन कसरी चलाउने, कम्प्युटरको पासवर्ड के हो, आदि इत्यादि भनौँ न। होइन अफिस कतिसँग खुल्ला राम्रो आउनुपर्छ, कहाँ छ, कहाँ छ, आदि यो सबै कुरा सिकाउनुहुन्छ अभिमुखीकरण हो भने। त्यसपछि सोसियलाइजेसन मिन्स यु आर जस्ट कमिङ इन टु ए न्यू इन्भाइरोमेन्ट फ्रम ए योर सेपरेट एन्ड डिस्टिङ टाइप अफ इन्भाइरोमेन्ट, सो यु हेभ टु एडजस्ट विथ दि इन्भाइरोमेन्ट अफ सिभिल सर्भिस एन्ड यु सुड कन्भर्ट युर सेल्फ विथ दि कल्चर, नर्म्स, भ्यालु, एटिच्युड, बिहेभियर अफ सिभिल सर्भिस। द्याट प्रोसेस इज कल सोसियलाइजेसन, बिङ कन्भर्टेड युर सेल्फ एज ए सिभिल सर्भेन्ट, बिङ एडजस्टेड युर सेल्फ in the environment and culture of civil service is called process of similar ke socialization, tai alikati long term process ho, yesari acquisition bhitra yati kura haru parcha. hamro desh ma nakaratmak bharna pranali cha, chhanot ka jun vidhi haru chan ti vidhi haru vaigyanik ra vastugat chainan, yo acharan acharan naitikta sadasaita ra nishtha ko parikshan garna saktainan tiniharule, tesaile nijamati sewama प्रवेश गरेको एक दुई वर्षमै कर्मचारीहरू भ्रष्टाचारको मुद्दामा परेका, भ्रष्टाचार गरेका, अनियमिततामा सहभागी भएका, त्यताप्रति रुचि भएको हामीले पाउँछौँ। यसमा हामीले परीक्षण नै गर्दैछौँ। त्यसै गरी पाठ्यक्रमहरू समय सापेक्ष परिमार्जन गर्नु छैन र परीक्षाको मोडालिटीमा सेवा समूहबीच विभेद छ, भिन्नता छ। कुनैमा फर्स्ट पेपरको जाँच चाहिँ गरिए हुन्छ, कुनैमा छवटा पेपर दिनुपर्छ, कुनैमा दुईवटा दिए पनि हुन्छ, कुनैमा टिक लगाउने मात्र गरेर पनि हुन्छ, कुनैमा धेरै खाले पेपरहरू दिनुपर्छ। सो त्यो भेराइबिलिटी, विविधता छ, यो चाहिँ सेवा समूहको मापदण्ड स्ट्यान्डर्डमा भिन्नता छ। त्यसपछि विधि तौर तरिकाहरूमा पनि भिन्नता छ। त्यसपछि यो समावेशी र अहिलेको परिवेश अनुरूप हुन सकेको छैन पाठ्यक्रम, होइन युवा पुस्तालाई आकर्षित गरेर काम गर्ने तपाईँको नलेज, एनालिटिकल पावर, प्रब्लम सल्भिङ क्यापासिटी, लजिकल रिजनिङ टेस्ट गर्नुभन्दा पनि इन्फर्मेसन टेस्ट गरेर कार्यकिङ क्यापासिटी भएकाहरू गर्न सक्नेहरू, सूचना कन्ट्याक्ट गर्न घोक्न सक्नेहरू पास हुने खालको सिलेबस छ, त्यसमा परिवर्तन गर्न सकिएको छैन। अनि यो प्रश्नपत्र निर्माण मोडरेसन पुस्तिका परीक्षण गर्ने काममा एकरूपता, वैज्ञानिकता र वस्तुगतता कायम गर्न रोस्टरमा भएका विज्ञहरूलाई तालिम प्रशिक्षणको पनि अभाव छ। त्यसैले गर्दा सबैले आफ्नै आफ्नै तरिकाले त्यसको परीक्षण गरिरहेका हुन्छन्, जसको मार्गमा परीक्षार्थीहरू पनि पर्छन् र उनीहरूको मान्छे नछानिन पनि सक्छ। यस्ता खालका समस्याहरू छन् भने अब हामीले चाहिँ यो हेल्थ चेकअप एकदम रिचुअल टाइपको मात्रै छ, यसमा कोही पनि फेल हुँदैन। त्यसपछि गएर यो अभिमुखीकरण दिने चलनै छैन हामी कहाँ, होइन, अभिमुखीकरण ओरिएन्टेसन हुँदैन। सेवा प्रवेश तालिम पनि प्रभावकारी, त्यहाँ गएर भोलि गर्ने कामभन्दा पनि यिनै कुराहरू पढाइ हुन्छ। त्यसमा पनि फेरि भोलि स्टाफ कलेजमा गएर सैद्धान्तिक कुराहरू नै पढाइ हुन्छ, कामसँग सम्बन्धित सेवा प्रवेश तालिमलाई पनि। यस्तो खालका समस्याहरू छन्। त्यसपछि तपाईँले एक्वायर गर्नुभयो ह्युमन रिसोर्सलाई, कम्पिटेन्ट मान्छे ल्याउनु होला, तर के हुन्छ त भन्दाखेरि सङ्गठनको आवश्यकता अनुसारको क्षमता उनीहरूमा हुँदैन। नलेज र स्किलहरूमा कुरा, स्किल इज द कम्पिटेन्सी अफ डेलिभरिङ दि जब, पर्फर्मिङ दि जब, But the knowledge is only a know-how about subject matter. कुनै विषयको बारेमा ज्ञात हुनु, जान्नु, थाहा पाउनु चाहिँ नलेज हो भने यो स्किल भनेको चाहिँ कुनै पनि काम गर्न सक्ने क्षमता चाहिँ के हो स्किल हो. सो नेसेसरी चाहिँ के पाउँछ स्किल पाउँछ. त्यसरी अर्गनाइजेसनमा तपाईँलाई शाखा अधिकृत भनेर जिम्मा दिएपछि तपाईँलाई टक्कै चाहिने स्किल के हो, लेटर ड्राफ्टिङ गर्ने स्किल, अनि त्यसपछि कन्सेप्ट नोट बनाउने स्किल, स्टडीको प्रपोजल बनाउने स्किल, पावर पोइन्ट बनाउने प्रेजेन्टेसन गर्ने स्किल, मिटिङलाई म्यानेज गर्ने स्किल, माइन्युट लेख्ने स्किल, होइन, डिसिजनलाई ड्राफ्ट गर्ने स्किल, ल ड्राफ्ट गर्ने स्किल, त्यस्तै गरिकन तपाईँसँग टिप्पणी लेख्ने स्किल, क्याबिनेटमा लाने प्रस्ताव बनाउने स्किल, यो त तपाईँले केही पढ्नेको बाँच्नु र त्यहाँ पढाइ पनि हुँदैन. त्यसैले यो स्किल भयो भने बल्ल तपाईँले राम्रोसँग पर्फर्मेन्स गर्न सक्नुहुन्छ. त्यसैले सङ्गठनभित्र ल्याइसकेपछि सङ्गठनलाई चाहिने जस्तो सिप सिकाउनका लागि तालिम, प्रशिक्षण, अभिमुखीकरण, मेन्टरिङ, कोचिङ गरेर कर्मचारीमा अहिले भइराखेको ज्ञान, सिप, योग्यता र अनुभवमा अभिवृद्धि गरियो भनेको कार्य सम्पादन क्षमता बढाउने कुरालाई हामी के भन्छौँ, ह्युमन रिसोर्स डेभलपमेन्ट अथवा मानव संसाधनको विकास भनेर भन्छौँ. सो डेभलपमेन्ट दुईवटा कुराहरू भनिन्छ डेभलपमेन्टसँग. एउटा क्यापासिटी डेभलपमेन्ट क्षमता बढाउने, त्यो भनेको के भन्छ, तालिम दिएर, अभिमुखीकरण गराएर, अनि त्यसपछि काम गर्दै सिक्दै, अप्रेन्टिसिप होइन, लर्निङ बाई डुइङ गरेर, एक्सपिरियन्स मार्फत वा उच्च शिक्षामा पठाएर, है, यस्तो तरिकाबाट तालिम पनि अब सेवा प्रवेश, सेवाकालीन, पुनर्ताजगी, विभिन्न खालको तालिमहरू हुन्छ. यस्ता तालिमहरू दिएर क्यापासिटी बढाउन सकिन्छ, हायर डिग्री गराएर क्यापासिटी बढाउन सकिन्छ. अनि त्यो चाहिँ क्षमता विकास एउटा भयो भने अर्को मानव संसाधन विकास भनेको वृद्धि विकास पनि हो. तपाईँको क्षमता विकास सँगसँगै जुन पदमा जुन तहमा प्रवेश गर्नुभएको हुन्छ अब तपाईँको नियमित रूपमा माथिल्लो तहमा पदोन्नति, उन्नति, स्तर उन्नति हुँदै जानु, शाखादेखि बढाउनु, कसरी सहसचिव हुँदै जानु, त्यहाँदेखि करियर करियर डेभलपमेन्टका लागि चाहिँ करियर प्लानिङ, करियर गोल, करियर पाथ, करियर इन्फर्मेसन, करियर काउन्सिलिङ, यस्ता कुराहरू जरुरी पर्छ. र करियर डेभलपमेन्टमा सिस्टम अर्गनाइजेसनले दिन्छ, इफोर्ट चाहिँ इन्डिभिजुअल आफैले गर्नुपर्ने हुन्छ. र अर्को क्षमता विकासमा चाहिँ मोर इट इज द जब अफ अर्गनाइजेसन, टिम म्यानेजरको ट्रेनिङ, हायर एजुकेसन, ओरिएन्टेसन, त्यस्तै गरिकन वर्कसप, कन्सल्टेसन, गिभिङ चान्सेस अफ एक्सपिरियन्स, होइन, आदि इत्यादि कोचिङ, मेन्टरिङ गरेर. अब नेपालको सन्दर्भमा हेर्ने हो भने चाहिँ हामी कहाँ के छ त भन्दाखेरि सेवा प्रवेश तालिम, सेवाकालीन कालीन तालिम, पुनर्ताजगी तालिम, कुनै नयाँ नीति आयोजना र प्रविधिको इन्ट्रोड्युस हुनासाथ त्योसँग सम्बन्धित विशेष तालिम हुनसक्छ, वैदेशिक तालिम, एक्सपोजर, भिजिट, उच्च शिक्षा, होइन, आदि जस्ता थुप्रै व्यवस्थाहरू छन्. जस्तै माथिल्लो तहमा चाहिँ क्षमता विकास व्यवस्थापन विकास अन्तर्गत चाहिँ एसिडिपी भन्छ, सिनियर एक्जिक्युटिभ डेभलपमेन्ट प्रोग्राम, सचिव बढुवा हुनका लागि सहसचिवहरूले लिनुपर्ने तालिम एसिडिपी, यस्ता खालका थुप्रै क्षमता विकासका कार्यक्रमहरू सम्म भएका होइनन्. अनि तर के छ त भन्दा क्षमता विकास कार्यक्रमहरू आवश्यकतामा आधारित छैन. टिएनए गरिँदैन, ट्रेनिङ निड एसेसमेन्ट गरेर कहाँ कसलाई के तालिम आवश्यक छ भन्ने लिँदैन. तालिमका विषयवस्तुहरू डेट एक्सपायरेसन अन्तर्छन्, समय सान्दर्भिक छैन, तिनीहरूलाई आधुनिक र आधुनिक आवश्यकता अनुरूप परिमार्जन गर्न सकिएको छैन. त्यस्तै गरिकन तालिमपछि व्यक्तिलाई उपयुक्त स्थानमा जिम्मेवारी दिएर तालिमको मूल्याङ्कन कस्तो प्रभाव पार्यो भन्ने मूल्याङ्कन गर्ने चलन छैन. अनि अर्को चाहिँ तालिममा पठाउँदाखेरि कामसँग आबद्ध मान्छेलाई भन्दा गैर आबद्ध मान्छेलाई पठाउने चलन छ. उच्च शिक्षा र वैदेशिक अध्ययन मनोनयनमा यो अलिकति टाढाबाट निर्णायक तहको नजिक बसेका राजनीतिको प्रभाव पार्न सक्ने त्यस्ता मान्छेहरूको बढी अवसर प्राप्त हुन्छ, उनीहरूले बढी अवसर मिलाएका हुन्छन्. मोपसलमा बस्ने मानिसहरूसँग त्यो सम्म त्यो अवसरै पुग्दैनन्. त्यसैले त्यस्ता अवसरमा पनि विभेद छ, पर्याप्तता पनि छैन. अनि अर्को चाहिँ यो एसिडिपी भन्छ, सिनियर एजुकेटिभ डेभलपमेन्ट प्रोग्राम, यो पनि व्यवहारिक र यो आजको आवश्यकता अनुरूपको छैन. पुरातन शैलीको, पुरातन पद्धति केही छ र तपाईँले त्यो सिलेबस अथवा त्यसको टिचिङ स्टाइल, लर्निङ स्टाइल वा रिसोर्स पर्सन यी सबै हेऱ्यो भनेदेखि यो अरू तहमा जे सिकाउने जसले सिकाउने त्यस्तै तरिकाको पाठ्यक्रम त्यस्तै किसिमको तालिम मात्रै दिने गरिएको छ। त्यो उपयुक्त खालको आवश्यकतामा आधारित आजको आवश्यकतामा आधारित नेतृत्व क्षमता बढाउने निर्णय क्षमता बढाउने खालको हुन सकेको छैन। अर्को वृत्ति विकास अन्तर्गत चाहिँ अब मान्छेको निजामती सेवामा आइसकेपछि खुल्ला प्रतियोगिता वा छड्के प्रवेशबाट आन्तरिक प्रतियोगिताबाट कार्यक्षमताको मूल्याङ्कनबाट व्यस्तता र कार्य सम्पादन मूल्याङ्कनबाट गरेर चारवटा विधिबाट यो वृत्ति विकास हुने व्यवस्था चाहिँ निजामती सेवा ऐनले गरेको छ। तथापि अब वृत्ति विकासका धेरैवटा मार्गहरू भएको कारणले गर्दा फरक फरक बाटोबाट माथि पुगेका मानिसहरूको बिचको सम्बन्ध बढुवा भएर जानेले खुलाबाट पास गरेर जानुलाई पढेर मात्रै हुन्छ, काम गरेर भर्खरको छ भनिरहेका हुन्छन् भनेदेखि खुला हुनेबाट पास गर्ने परिवारबाट कवार हो पढेकै छैन, थाहा छैन, कम्पिटिसन गरेर आएन, होइन, टिका लगाएर आएको अथवा फाइल बढुवा भएर आएको यस्तो भन्ने तिनीहरूको बिचमा के हुन्छ कम्पिटिसन अथवा अलिकति शत्रुवत सम्बन्ध हुन्छ, स्वस्थ सम्बन्ध हुँदैन। अनि त्यो देखिएको छ अलिकति निजामती सेवाको पर्फर्मेन्समा त्यसले असर पनि गरेको छ। त्यसपछि मनोबल पनि गिराएको छ, कोही मान्छे छिटो छिटो छिटो माथि पुग्छ, कोही मान्छे लामो समयसम्म तलै गइरहँदा आफ्नो सहपाठी नेतृत्व हिजो शाखादेखि टक्कै सहसचिव निकाल्यो, अब आफू उपसचिव 8 वर्ष भयो होला, सहसचिव भएर फेरि हाकिम भएर आएपछि उसको मनोबल गिर्नु स्वाभाविकै हो। त्यसैले यो वृद्धि विकास चाहिँ पूर्वानुमान योग्य छैन, वैज्ञानिक र वस्तुगत छैन, विभिन्न बाटाहरू भएको कारणले गर्दा फरक फरक तरिकाले फरक फरक व्यक्तिको वृत्ति विकास हुँदाखेरि यो न्यायोचित हुन सकेको छैन भने अर्को कर्मचारीको मनोबललाई चाहिँ गिराउने खालको र उत्प्रेरणालाई न्यून पार्ने खालको वृत्ति विकास प्रणाली हामीकामा भएको अवस्था छ। यस्ता खालका समस्याहरू छन्, यो चाहिँ मानव संसाधन विकासको कुरा हो। अब तपाईँले भित्र आउनुभयो, विकास गर्नुभयो, अब के गर्नु पऱ्यो, त्यसलाई उपयोग गर्नु है, युटिलाइजेसन गर्नु पर्यो। उपयोग गर्ने भनेको सङ्गठनमा भएको क्षमतावान मानव संसाधनको सङ्गठनलाई गर्न सक्ने योगदानको अधिकतम स्तरको योगदान प्राप्त गर्नु चाहिँ युटिलाइजेसन। द प्रोसेस अफ अचिभिङ म्याक्सिमम आउटपुट फ्रम द ह्युमन रिसोर्स द्याट आर इन अर्गनाइजेसन बेस्ड अन देयर क्यापासिटी एन्ड कम्पिटेन्सी, उनीहरूको क्षमता सक्षमताका आधारमा उसबाट जति लिन सक्नुपर्ने हो अधिकतम स्तरको प्रतिफल प्राप्त गर्नु, नतिजा प्राप्त गर्नु, उसलाई पूर्ण रूपले प्रयोग गरेर पूर्ण रूपले काममा इन्गेज गराएर डेडिकेटेड डिभोटेड बनाएर गर्नुलाई हामी के भन्छौँ मानव संसाधनको उपयोग भनेर भन्छौँ। नाउ हाउ यु क्यान युटिलाइज ह्युमन रिसोर्स बेस्ड इन अर्गनाइजेसन, सबैभन्दा पहिला त मान्छेले काम प्रेरित भएको गर्छ। त्यसैले टु युटिलाइज यु सुड ह्याभ मोटिभेसन प्रोभिजन अथवा यु सुड मोटिभेट इम्प्लोई युर बेस्ट, कर्मचारीलाई चाहिँ उत्प्रेरित गर्नुपर्छ, उत्प्रेरित गर्न सक्यो भने मात्रै उसबाट अधिकतम काम लिन सकिन्छ। दोस्रोमा के गर्नुपर्छ त भन्दाखेरि यो गुड वर्क इन्भाइरोमेन्ट असल कार्य वातावरण बनाउनु पर्यो, वातावरण असल भएन उपयुक्त भएन भने त्यसले काम गर्दैन। तेस्रोमा पर्याप्त तलब भत्ता सुविधाको व्यवस्था गर्नु पर्यो, एडिक्वेट स्यालेरी एन्ड बेनिफिट। तपाईँ दिनभरि अफिसमा काम गर्यो, घरको समस्या, व्यक्तिगत समस्या, पारिवारिक समस्या जस्ताको जस्तै रहन्छ भनेदेखि मोटिभेट भएर काम गर्छ र आफ्नो समस्या जुन काटिनु छ भन्ने भयो भनेदेखि हुँदैन। त्यसैले उसको जीवन निर्वाह गर्नलाई पुग्ने गरी तलब भत्ता सुविधाको व्यवस्था गर्दाखेरि के गर्न सकिन्छ, युटिलाइजेसन गर्न सकिन्छ। अर्को चाहिँ मान्छेको कति क्षमताको उपयोग भइरहेको छ भनेर हेर्नलाई पर्फर्मेन्स अप्राइजल गर्नु पर्यो, कार्य सम्पादन मूल्याङ्कन गरियो भने मात्रै यो मान्छेले यति काम गर्नुपर्ने तर यति मात्रै गरिराखेको छ, यति ग्याप छ भन्ने थाहा हुन्छ, किन अन्डर पर्फर्मेन्स गरिरहेछ भन्ने कुरा पनि थाहा हुन्छ र त्यो समस्या जे हो जुन कारणले अन्डर पर्फर्मेन्स छ त्यसलाई बेलैमा सुधार गर्न उसलाई अधिकतम पर्फर्मेन्स गर्न सक्ने बनाउन सकिन्छ। त्यसैले वी सुड ह्याभ साइन्टिफिक अब्जेक्टिभ फेयर रेगुलर पर्फर्मेन्स अप्राइजर, त्यसको कार्य सम्पादन मूल्याङ्कन पनि हुनु पर्यो अनि मात्रै उपयोग गर्न सकिन्छ, मानिसलाई उपयोग गर्न सकिन्छ। सो दिज आर द मिन्स अफ युटिलाइजिङ ह्युमन रिसोर्स। अब हामी कहाँ के छ त भन्दाखेरि तपाईँहरूले हेर्नुभयो भनेदेखि समस्या उपयुक्त स्थानमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिएको छैन, काम कर्तव्य र अधिकार स्पष्ट बाँडफाँड छैन, कार्यविवरण अनिवार्य दिनुपर्ने भनेर निजामती सेवा ऐनले दिने चलन छैन, र उसको मूल्याङ्कनका वस्तुगत र वैज्ञानिक आधार सहितको कार्य सम्पादन मूल्याङ्कन प्रणाली पनि छैन। कर्मचारीहरूलाई उत्प्रेरित गर्ने मौद्रिक र गैर मौद्रिक उपायहरू पर्याप्त छैनन्, तिनीहरू अपर्याप्त छन्। तर भत्ता सुविधा पनि जीवन निर्वाह गर्न पर्याप्त पुग्ने किसिमको छैन, अनि त्यस्तै गरिकन वृत्ति विकास प्रणाली पूर्वानुमान योग्य छैन, र कर्मचारी तन्त्रभित्रका विभिन्न खाले विभेद असमानताले गर्दाखेरि पनि मोटिभेसनको लेभल लो छ। कर्मचारीप्रति जनताको विश्वास न्यून हुनु र राजनीतिक संरक्षकत्व नहुनु जस्ता कारणले गर्दा यो मनोबल पनि कर्मचारीहरूको गिरेको अवस्था छ। सङ्गठनमा कर्मचारी बिचमा अवसरको होडबाजीले गर्दाखेरि द्वन्द्वात्मक सम्बन्ध छ, असल कार्य सम्बन्ध छैन, कार्य वातावरण छैन सङ्गठनभित्र। अनि त्यस्तै गरिकन अब यो कर्मचारीलाई चाहिँ सेवाको सुरक्षाको त कानुनले ग्यारेन्टी गरेको छ, तर सरुवा बढुवा दण्ड पुरस्कार जस्ता कुराहरू चाहिँ वस्तुगत र वैज्ञानिक नहुँदाखेरि पनि लो पर्फर्मेन्स छ कर्मचारीको, यो अधिकतम उपयोग हुन सकेको छैन, यसरी हामीले हेर्नुपर्ने हुन्छ। अब उपयोगपछि चाहिँ मेन्टेनेन्सको कुरा, यु रिक्रुटेड, यु एक्वायर द ह्युमन रिसोर्स, डेभलप द ह्युमन रिसोर्स, यु युटिलाइज देन युर बेस्ट। अब काम गर्न सक्ने पनि भयो, अप्टिमम लेभलको पर्फर्मेन्स पनि दिने भयो, अब त्यो मान्छेलाई धेरैतिरबाट चाहिँ लैजाने कोसिस हुन्छ, तपाईँबाट हरेर लाने, भगाएर लाने कोसिस हुन्छ, होइन? अनि त्यही भएर अब के हुन्छ, कोचिङ ट्रेनिङ भन्छ, अर्कोले तिमीलाई डबल तलब दिन्छु, बेटर फेसिलिटी दिन्छु त्यहाँ भन्दा मेरोमा आऊ भनेर उसले चाहिँ लान खोज्छ। त्यसैले कसरी रिटेन गर्ने, सक्षम मान्छेलाई कसरी रिटेन गर्ने भन्ने चुनौती हुन्छ। रिटेन्सन मान्छे एउटै सङ्गठनमा किन बसिरहन्छ भन्दाखेरि, इफ देयर आर गुड एन्ड साउन्ड ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम, गुनासो सुन्ने संयन्त्र प्रभावकारी र स्वस्थ, अहिले कर्मचारी कुनै सङ्गठन किन छोड्छ भन्दा उसमा सङ्गठनप्रति गुनासा भयो, असन्तुष्टि भयो भने आफ्नो कुरा राख्न पाउँछ, त्यो समाधान हुन्छ भनेदेखि अब ऊ किन छोड्ने, हुँदैन, परिवार जस्तो भएर बसेर सबै कुरा थाहा छ भन्ने हिसाबले उसले छोड्छ। दोस्रो चाहिँ रिवार्ड एन्ड पनिसमेन्ट सिस्टम, अब्जेक्टिभ रिवार्ड, अब्जेक्टिभ एन्ड फेयर रिवार्ड एन्ड पनिसमेन्ट सिस्टम। दण्ड पुरस्कार प्रणाली चाहिँ वस्तुगत र निष्पक्ष हुन्छ, काम गरे पुरस्कृत हुन्छ, नगर्ने दण्डित हुन्छ भन्ने स्योर भयो भने प्रोफेसनल कर्मचारी त्यहाँ बस्न चाहन्छ, मेरो कामको रिवार्ड हुन्छ भन्ने हिसाबले बस्न चाहन्छ। अर्को चाहिँ गुडविल अफ अर्गनाइजेसन, सङ्गठनको छवि हामीले एकदम उच्च राख्न सक्यौँ, स्वस्थ राख्न सक्यौँ भने हरेक मान्छेलाई त्यस्तो सङ्गठनमा काम गर्न मन हुन्छ जसको बजारमा छवि राम्रो हुन्छ, म यो सङ्गठनमा काम गर्छु भनेर उसलाई गर्वबोध हुने खालको छवि छ भनेदेखि त्यहाँ काम गर्न सक्छ। अर्को चाहिँ इम्प्लोइ वेलफेयर प्रोग्राम, कर्मचारी कल्याणका कार्यक्रमहरू जति धेरै भयो त्यति कर्मचारी छोडेर जाँदैन, जस्तो मेरो 15 वर्ष भयो, 5 वर्षपछि पेन्सन हुन्छ, किन 5 वर्ष छोड्ने भन्छ, 20 वर्ष पुग्छ, अहिले जति पेन्सन पाउँछु, 25 वर्ष गऱ्यो भने झन् बढी पेन्सन पाउँछु भन्छ, मेरो बिदा बिदा बाबतको पैसा अलिक बढी आउँछ, घर बिदाको बढी आउँछ, बिमाको रकम बढी आउँछ, आदि आदि भन्दै क्यालकुलेसन गरेर त्यसले उसलाई लोप ल्याउँदा के गर्छ, ऊ रिटेन गर्छ। त्यसैले वेलफेयर, इम्प्लोइ वेलफेयर प्रोग्रामले पनि कर्मचारीलाई रिटेन गर्न मद्दत गर्छ, है? यस्ता खालका कुराहरूले चाहिँ रिटेन्सन गर्न सक्यो। अब नेपालमा हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि, निजामती सेवाको छवि दिन प्रतिदिन गिर्दो छ, अनि त्यो कारणले कर्मचारीहरू, तर अर्को विकल्प छैन, फेरि यो रिटेन्सन चाहिँ राम्रो छ, छोडेर जाँदैन फेरि कर्मचारी, होइन? अब अर्को बजारमा विकल्प छैन त्यो कारणले, तथापि पनि यी रिटेन्सनका फ्याक्टरहरू हेर्दा चाहिँ निजामती सेवाको छवि दिन प्रतिदिन गिर्दै जानु, त्यसपछि गएर असल कार्य वातावरण नहुनु, त्यस्तै गरिकन गुनासो सुन्ने मेकानिजम र त्यसको प्रभावकारी प्रयोग हुन नसक्नु, त्यस्तै गरिकन तपाईँले हेर्नुभयो भनेदेखि यो दण्ड पुरस्कार प्रणाली चाहिँ वस्तुगत र निष्पक्ष नहुनु जस्ता कारणले र पर्याप्त कर्मचारी कल्याणका कार्यक्रमहरू नहुनु, एक दुईवटा जति छन् ती पर्याप्त नहुनु जस्ता कारणले गर्दाखेरि कर्मचारीले बाहिर अरू अवसर पाएको अवस्थामा यहाँ रिटेन्सन नहुने ज्योतिषलाई हाम्रो निजामती सेवामा उच्च छ, तर अर्को अर्को अल्टरनेटिभ नभएको कारणले गर्दाखेरि रिटेन्सनको हाई छ। अब त्यसपछि यो रिटेंशन सम्म गर्नु, जम्मा के भन्छ मेन्टेनेन्स सम्म गर्नु तपाईँको चारवटा मात्रै छ, तर सेपरेसन भन्ने अर्को आस्पेक्ट पनि हुन्छ, अर्को डाइमेन्सन पनि हुन्छ। सेपरेसन अथवा यो सेवा निवृत्ति अवकाश भन्छ, अवकाश तपाईँले सेवाको अवधि पुरा गरेर कुनै पदको अवधि हुन्छ नि उमेरको हद वा सेवा अवधि दुईटा आधारमा कर्मचारीलाई नियमसङ्गत तरिकाले सेवाबाट अवकाश दिइन्छ। 58 वर्ष पुगेपछि उमेरको कारणले उमेरको हदले र के अरे सचिव पदमा 5 वर्ष र मुख्य सचिव पदमा 4 वर्ष काम गरेपछि चाहिँ के अरे 3 वर्ष काम गरेपछि चाहिँ यो सेवा अवधिको हिसाबले स्वत रिटायर हुने व्यवस्था छ। तर हामी कहाँ यो पनि सबैमा सम्मान छैन, स्वास्थ्य सेवामा 60 वर्ष छ, शिक्षक सेवामा 60 वर्ष छ, होइन निधाहरू अब न्यायमा हेऱ्यो भनेदेखि अब न्यायाधीशहरूको 63 वर्षसम्म छ, होइन संवैधानिक निकायमा 65 वर्षसम्म छ है। सो यो चाहिँ फरक फरक छ, अब अहिले एउटै बनाउनु पर्छ भन्ने पनि आइरहेको छ। तपाईँको 65 वर्ष गर्दै के हुन्छ है, 65 वर्ष किनभने अब अहिले चाहिँ यो औषध आयु बढिसकेको छ अनि मान्छे एकदमै ट्रेन गरेर माथि पुर्याएको हुन्छ अनि उसले तलब धेरै पाउँछ, रिटायर भएर आखिर त्यो के अरे पेन्सन पनि तल बराबरै पाइरहेको हुन्छ, अर्को मान्छे त्यति नै तलब दिएर फेरि राख्नुपर्छ, राज्यलाई दोहोरो भार पर्छ। त्यो भन्दा 65 वर्ष पढाइदियो भने 2-3 फाइदा हुन्छ, नियुक्तिलाई पनि कुदिराख्नु परेन, होइन यता 50 वर्ष रिटायर हुन्छ त्यसपछि संविधान निकायको नियुक्ति, राजदूत नियुक्ति, कहाँ आयोगको नियुक्ति भन्छ, त्यही मान्छेले खाना चाहिँ जसरी खाइरहेकै हुन्छ होइन। अनि बरु 65 वर्ष बनाइदियो भने 65 वर्षसम्म काम गर्छ, सबै रिटायर हुन्छ होइन। अनि त्यसको एउटा दुर्गुण भनेको तपाईँ जस्तो नयाँ पुस्तालाई ठाउँ अलिकति छिटो खाली हुँदैन भन्ने मात्रै हो होइन, नभएदेखि अब चाहिँ हामीका यङ जेनेरेसन अहिले त सरप्लस छ, अलिक पछि युवा पुस्ता नभएपछि कतिपय देशमा 75 वर्षसम्म छ। अमेरिकामा न्यायाधीशहरू चाहिँ निज आफैले म अब काम गर्न सक्दिनँ नभनेसम्म जागिर खान पाउँदैन। हाम्रो राजदरबारमा पहिले दिएको नियुक्तिको मैले एउटा हेर्ने नियुक्ति पत्र निजले चाहेसम्म खाने गरी स्थायी नियुक्ति गरिया छ भनेर त्यति बेला उमेरको हदले नलागेको पनि दिनु परेको होइन। सो यसो यो अवकाश चाहिँ भनौँ न सेवा अवधि वा उमेरको हदका कारणले गर्दाखेरि नियाजित र सम्मान ढङ्गले कर्मचारीलाई अवकाश दिने र अवकाशपछि उसको सामाजिक सुरक्षा सम्मान, उसको अनुभवको उपयोग होइन पेन्सन आदि कुराको व्यवस्थापन गर्ने कुरालाई चाहिँ के भनिन्छ पोस्ट रिटायरमेन्ट म्यानेजमेन्ट अथवा अवकाश पश्चातको व्यवस्थापन भनेर यो पनि एउटा अङ्ग चाहिँ हुन्छ। अब यसमा धेरै चाहिँ हामी जान्नु परेन। यसरी यो ह्युमन रिसोर्स म्यानेजमेन्टको कुरा भयो, तपाईँहरूको ह्यान्डआउट्समा अलिक धेरै डिटेल कुराहरू छ। अब अर्को चाहिँ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एउटै हो। सबभन्दा पहिला चाहिँ हामी के भन्थ्यौँ भने यतातिरको शासनतिर मलाई पब्लिक पर्सनल एडमिनिस्ट्रेसन सार्वजनिक कर्मचारी प्रशासन भनिन्छ, अनि पछाडि आएर म्यान पावर म्यानेजमेन्ट पनि भन्न थाल्यो, तर मेन पावर धेरै समय चले हजुर नेपालीमा त हामी जनशक्ति भनिरहन्छौँ, तर मेन पावर भन्दा चाहिँ अलिकति मसल्स होइन बलियो बल प्रयोग गर्ने श्रम गर्ने जस्तो सुन्यो मेन पावर। अहिले हाम्रो मेन पावर कम्पनीहरू छ नि होइन मेन पावर भन्दा त्यो सुन्यो। अब अहिले मेन पावर होइन यो चाहिँ प्रोडक्टिभ भएकोले रिसोर्स हो, ह्युमन रिसोर्स हो, मानव संसाधन। अझै अहिले रिसोर्स पनि भनिन्छ क्यापिटल भनिन्छ है, सबै रिसोर्स क्यास इक्विभ्यालेन्ट हुँदैन, क्यापिटल चाहिँ क्यास इक्विभ्यालेन्ट हुन्छ होइन। त्यसैले मान्छे भनेको क्यास, तपाईँ पैसा सरह हो क्यास जस्तो हो भनेर ह्युमन क्यापिटल भनिन्छ। अझै पछाडि त अब यहाँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेर त्यो भन्नु एउटै हो कुरा है। अब यो व्यवस्थापन विकास र संगठनात्मक विकास यसको अलिकति भन्नु व्यवस्थापन विकास र के अरे संगठनात्मक विकास ओडी भनेको फोर्थ पेपरमा पढ्छौँ हामी है, यसमा चाहिँ जान्दैनौँ। ओडी भनेको सङ्गठनमा सुधार गर्ने कुरा, सङ्गठनात्मक विकास हो। अर्गनाइजेसनल डेभलपमेन्ट इज द प्रोसेस अफ ब्रिङ्गिङ रिफर्म इन अर्गनाइजेसनल सेटअप स्ट्रक्चर प्रोसिजर होइन, अथवा चाहिँ यो वे अफ बिङ वर्क, युज अफ टेक्नोलोजी होइन, फिलोसफी द्याट गाइड्स द अर्गनाइजेसन, त्यसमा कन्टिन्युस रिफर्म ल्याउने कुरा चाहिँ अर्गनाइजेसनल डेभलपमेन्ट अथवा सङ्गठनात्मक विकास हो। व्यवस्थापन विकास भनेको चाहिँ तालिमको एउटा बाटो, म्यानेजमेन्ट डेभलपमेन्ट भनेको अघि मैले एसिडिपी भने नि सिनियर म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम भनेको चाहिँ व्यवस्थापन विकास, कर्मचारीलाई व्यवस्थापकीय तहमा पुगेर काम गर्न सक्ने क्षमता बढाउनका लागि जे जे गरिन्छ त्यो चाहिँ व्यवस्थापन विकास अन्तर्गत पर्छ। त्यसैले अहिले परस्पर कुरा ओटी र म्यानेजमेन्ट डेभलपमेन्ट भनेको चाहिँ फरक कुरा संसाधन। अब यो के भन्नुहुन्छ, मानव संसाधन व्यवस्थापनको नवीनतम प्रकृति या चाहिँ आफ्नो लास्टमा दिएको छु होला जस्तो लाग्छ। नवीन प्रवृत्ति भनेको चाहिँ पछिल्लो समय चारमा के के प्रयोग भयो मानव संसाधन व्यवस्थापन भन्दा, एउटा त यो इन्क्रिजिङ कम्पिटिसन छ, तपाईँले टप कम्पिटिसन गरेर मात्रै मार्केटमा सस्टेन गर्नुहुन्छ, जागिर पाउन मात्रै होइन टिक्न पनि कठिन छ है। दुईटै एङ्गलबाट कम्पिटिसन छ कि, अर्गनाइजेसनको एङ्गलबाट पनि राम्रो मान्छे टिकाउन कठिन छ, अर्को लगिदिइहाल्छ होइन, अनि त्यसपछि व्यक्तिको हिसाबले पनि यु हेभ टु कम्पिट हाई, किनभने अहिले पछिल्लो समयमा टेक्नोलोजी डेभलपमेन्ट नयाँ आइडिया कम्पिटिटिभ मार्केट होइन, त्यो कारणले गर्दा र एबान्डन्ड अभाइलेबल अफ ह्युमन रिसोर्सले गर्दा प्रतिस्पर्धा बढ्दो प्रतिस्पर्धा छ एउटा। अर्को ग्लोबलाइजेसन हेज इम्प्याक्टिङ ह्युमन रिसोर्स म्यानेजमेन्ट। अन्त ग्लोबलाइजेसन भनेको के हो त भन्दाखेरि नेपालको बजारमा त्यही काम गर्न विदेशबाट पनि काम मान्छे आइदिन्छ वा नेपालको विदेश पनि गइदिन्छ, त्यसैले गर्दा ग्लोबलाइजेसनले कम्पिटिसन बढाउँछ, वेजमा असर गर्छ होइन, अनि त्यसपछि गएर अनइम्प्लोइमेन्ट जेनेरेट गर्न पनि सक्छ, फेरि इम्प्लोइमेन्ट जेनेरेट गर्न पनि सक्छ। त्यसैले ग्लोबलाइजेसन रेस्पोन्डिङ टु दि च्यालेन्ज अफ ग्लोबलाइजेसन, यो चाहिँ विश्वव्यापी कारणले सिर्जना गरेको चुनौतीको सामना गर्नु अर्को, कसरी गर्न सक्ने भन्ने न्यु ट्रेन अर्को भने टेक्नोलोजी चेन्ज, अहिलेको न्यु ट्रेन चाहिँ मान्छेले गर्ने काम बिस्तारै प्रविधिले गर्न थालेपछि मान्छेलाई प्रतिस्थापन गर्न थालेछ प्रविधिले। अब त्यो प्रविधि अनुकूल हुने गरी मान्छे कसरी संलग्न हुने भन्ने कुरा इट्स भेरी डिफिकल्ट। अब अहिले तपाईँले हेर्न आएर त एक वर्षको अन्तरालमा काठमाडौँमा तपाईँ चाहिँ यो 60-70 हजार मोटरसाइकलले सर्भिस दिइरहेको छ मान्छेलाई यो पैसामा होइन पे गरेर, अनि त्यसपछि गएर तपाईँ ट्याक्सीहरू हेर्नुभयो भनेदेखि अलमोस्ट अब तपाईँले अर्डरको ट्याक्सी त्यो फोन गरेर आउने भन्दा पनि उनीहरूले पठाओ, सारथी, इजी ट्याक्सी होइन, यस्ता खालका विभिन्न छन्, यी सिस्टममा आफूलाई कन्भर्ट गरेर मात्रै तिनीहरू सर्भाइभ गर्छन्। अब म ट्याक्सी ड्राइभरहरू मोबाइल चलाउनु जान्दिनँ अनि जिपिएस चलाउनु जान्दिनँ अथवा यो गर्न जान्दिनँ भनेर ऊ सर्भाइभ गर्न सक्दैन। त्यसैले यो चेन्जिङ टेक्नोलोजीले मान्छेको स्किललाई के गर्नु परेको छ, रूपान्तरण गर्नु परेको छ र बिस्तारै जबको नेचरमा पनि त्यही हुन्छ चेन्ज हुँदै गएको छ, त्यो न्यु ट्रेन्ड हो। अब तपाईँ निजामतीमा आएर अहिले अधिकृत भएर घन्टी लगाएर अनि कति ड्राफ्ट दिएर सुभाषले ड्राफ्ट गरेर तपाईँले करेक्सन गरेर अर्को अपरेटर राखेर के अरे टाइप गर्ने राखेर होइन फोटोकपी गरेर लिएर आइन्छ भनेर पियोनलाई चियाले भनेर ती जमाना गए। अब चिया पनि तपाईँ आफै त बनाउने हो, आफ्नो कप आफै नै बाँध्ने हो, फ्याक्स फोटोकपी इमेल चिठी ड्राफ्टिङ गर्ने सबै तपाईँ आफैले गर्ने गरी गर्नुभयो, जागिर पाउनुहुन्छ, ड्राइभिङ स्किल छैन भनेदेखि यु विल नट बी एडजस्टेड। सो त्यो टेक्नोलोजीको चेन्जले गर्दाखेरि नेचर अफ जब र द क्वालिटी यु निड टु कम्पिट फर द जब इज ऱ्यापिडली चेन्जिङ। अनि अर्को चाहिँ कार्यशक्ति विविधता, अब कार्यस्थलमा पहिला पहिला सजिलो थियो पुरुष पहाडी होइन अनि त्यसपछि गएर क्षेत्री बाहुन, भनेपछि एटिच्युड मिल्थ्यो, बिहेभियर, कल्चर, ड्रेसअप, थट सबै मिल्थ्यो, कन्फ्लिक्टै हुँदैन थियो होइन। अब अहिले पुरुष, महिला, दलित, जनजाति, मधेसी, पहाडी सबै एकै ठाउँमा भएपछि के भयो भन्दा कार्यशक्ति विविधता भयो। अब अहिले वर्क प्लेस ह्यारेसमेन्टको कुरा, सेक्सुअल ह्यारेसमेन्टको कुरा होइन, अनि त्यसपछि यो रिलिजियस र अरू कुनै बेसमा हुने खालको विभेदको कुरा, यिनीहरूलाई सिभियर क्राइमको रूपमा लिइन्छ कुनै पनि अर्गनाइजेसन। त्यसैले म्यानेजमेन्ट एचआरएमसँग ठुलो चुनौती छ यो वर्कफोर्स डाइभर्सिटीलाई म्यानेज गर्ने, कसैलाई पनि हार्म नपुर्याउने गरी सबैको आत्मसम्मान कायम हुने गरी र सबैले एकअर्काका बिचमा सौहार्दतापूर्वक सहयोग र सकारात्मक प्रयत्न गरेर सङ्गठनको लक्ष्य प्राप्तिमा ती विविधतायुक्त जनशक्तिलाई केन्द्रित गराउने इट्स भेरी च्यालेन्जिङ थियो होइन। त्यसैले त्यो चाहिँ वर्कफोर्स डाइभर्सिटी अहिलेको न्यु ट्रेन्ड हो भने मानवीय सम्पत्तिको लेखा पालन भन्छ, ह्युमन एसेट अकाउन्टिङ, एउटा मान्छेले 8 घन्टामा कति काम गर्न सक्छ अनि आज कति गर्यो, कति बेरोजु आयो उसको, कति गर्नु पर्थ्यो कति मात्रै गरेपछि त्यो म्यानेजर कमजोर भयो, बेरोजो आयो, ह्युमन रिसोर्सको युटिलाइजेसनमा बेरोजो आयो, होइन ग्याप रह्यो। यस्तो चलन आएको छ, ह्युमन क्यापिटलको अकाउन्टिङ अडिटिङ गर्ने न्यु ट्रेन्ड छ। प्रतिभा र श्रम पलायन हरेक देशका लागि यो चुनौती छ। एप्रोप्रिएट इन्भाइरोमेन्ट सिर्जना गरेन, कम्फोर्टेबल वातावरण अथवा लग्जरी अथवा फेसिलिटिज होइन आदि भएन भने त्यो देशै छोडेर मान्छे के हुन्छ, विदेशिन्छ, जुन देशका लागि घाटा हुन्छ। द्वन्द्व र परिवर्तन व्यवस्थापन इफेक्ट्स द ह्युमन रिसोर्स म्यानेजमेन्ट। आउटसोर्सिङ, अहिले स्थायी रूपमा मान्छे राखेर आजीवन अनि त्यसपछि तलब भत्ता दिएर मासिक रूपले दिएर अनि त्यसपछि रिटायर भएपछि पेन्सन दिने जमाना अब भए, तपाईँले के गर्नुहुन्छ त भन्दा मान्छे आउटसोर्स गर्नुहुन्छ। मेरो कम्पनीमा तिमीले हप्ताको 2 घन्टा काम गरिदेऊ, वर्षमा यति घन्टा काम गरिदेऊ, तिमीलाई पर आवर यति पे गर्छु भनेर कन्ट्राक्टमा आउटसोर्स गर्नुहुन्छ। तर त्यसको आजीवन लायबिलिटी लिनुहुन्न, काम गरेको घन्टाको हिसाब गरिदिनुहुन्छ, सक्यो बाँकी तिम्रो कुरा हो भनेर। त्यसैले अहिले हामी कारले सहयोगी यो ड्राइभरहरू होइन कम्प्युटर अपरेटर यस्ता पदहरू आउटसोर्सिङ गर्छौँ, वा सुरक्षा गार्डहरू यिनीहरू चाहिँ जुन आउटसोर्सिङ गर्छौँ, त्यो त्यसले गर्दाखेरि सङ्गठनको दिगो लायबिलिटी घट्छ र मेहनती काम गर्ने मान्छे पनि आउँछ। किनभने काम गरेन भने मान्छेलाई कम्पनीले पर्सनली डिलै गर्दैन, किनभने मान्छेसँग पर्सनली डिल गर्नु भनेको फर्स्ट हो, किनभने इमोसनल आस्पेक्ट्सको जब तपाईँसँग अट्याचमेन्ट हुन्छ त्यसपछि तपाईँ फर्स्ट हो। त्यसैले मान्छेलाई डिस्टेन्समा राख्नुपर्छ, इमोसनल्ली रिलेसन राख्नु हुँदैन। अनि त्यही कारणले कम्पनीसँग डिल गरेपछि कसैले राम्रो काम गरेन भने उसलाई थाहै हुँदैन, त्यो मान्छे मेरोमा भोलिबाट नपठाइदियो भनेपछि उसलाई अर्को ठाउँमा ड्युटी खटाइन्छ, अर्को पठाइहाल्छ। अब तपाईँले मेरै कार्यालयमा राख्ने भन्नुभयो भने त उसले मेरो घरमा के छ यो छ, मलाई टाउको दुख्छ, पेट दुख्छ, ऋण छ, वहाँ छ, त्यहाँ छ, मेरो जागिर जान आयो भने रुन थाल्छ, बच्चै लिएर आउँछ, होइन त्यो गरेपछि उसले कामै गर्दैन, बिस्तारै हेर्दै हेर्दै जान्छ, उसको जागिर जाँदैन भन्ने हुन्छ। त्यसैले आउटसोर्सिङ गर्ने चलन अहिले बढिरहेको छ। कोचिङ रेडिङ भनेको चाहिँ अर्को सङ्गठनको कम्पिटेन्ट मान्छेलाई त्योभन्दा बेटर बुझ्नु भनेर लिएर आउनु, टक्टक्कै अब रिक्रुटमेन्टको कस्ट लागेन, ट्रेनिङको कस्ट लागेन, होइन एक्सपेरिमेन्टेसनमा उसले कति वेस्टेज गर्छ सामानहरू रिसोर्सेसहरू त्यो लागेन, टक्टक्क ल्याएर काम लगाउन पायो। ई रिक्रुटमेन्ट अहिले अनलाइनबाट रिक्रुटमेन्ट गर्ने चलन सुरु भएको छ, होइन पोर्टफोलियो म्यानेजमेन्ट एउटै मान्छेले धेरैवटा सङ्गठनमा काम गर्ने विभिन्न खाले कामहरू गर्ने पोर्टफोलियो कन्ट्र्याक्टिङ आउट, अघिको आउटसोर्सिङ चाहिँ मान्छे लिएर काम लगाउने, कन्ट्र्याक्टिङ आउट चाहिँ कम्पनीलाई कामै दिने, यो काम तिमीले गरेर मलाई आउटपुट देऊ भनेर, यस्ता खालका न्यु ट्रेन्डहरू छन् भनेर भनेको। यो सबै छँदै छ एन हाउसमै। यहाँ मैले चाहिँ तपाईँलाई यो अब पढाउन लागेको के हो त भन्दा पब्लिक फाइनान्सियल म्यानेजमेन्ट, सार्वजनिक वित्तीय व्यवस्थापन, यो माथि पनि आइसकेको छ होइन, सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन, यो खालि एउटै कुरा हो। पब्लिक फाइनेन्स म्यानेजमेन्ट भनेको पनि पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट भनेको पनि बजेट एडमिनिस्ट्रेसन, बजेट साइकल भन्ने विजुअल आर अबाउट म्यानेजिङ मनी, यो पैसाको व्यवस्थापन गर्ने कुरा, पुँजीको व्यवस्थापन गर्ने कुरा हो। त्यसैले सार्वजनिक वित्त व्यवस्थापन र नेपालको योजना र बजेट प्रणाली भन्ने छ, यो वित्त व्यवस्थापनलाई अथवा सार्वजनिक स्रोतलाई, सार्वजनिक मुद्रालाई अधिकतम प्रतिफल प्राप्त गर्ने गरी कुशल वित्तीय र प्रभावकारी ढङ्गले कसरी प्रयोग गर्ने, उत्पादनशील ढङ्गले कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा मुलुकले के गर्छ, योजना बनाउँछ, आवधिक योजना, डेभलपमेन्ट प्लान, इकोनोमिक प्लान बनाउँछ, अनि त्यो प्लानलाई इम्प्लिमेन्टेसन गर्न एनुअल बजेट र प्रोग्राम बनाउँछ। त्यसैले फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ कसरी गरिन्छ भन्दा थ्रु डेभलपमेन्ट प्लानिङ एन्ड बजेटिङ, यो मार्फत गरिने भएकोले तपाईँलाई यो खास गरी फाइनेन्सियल म्यानेजमेन्ट भन्दा पनि बजेट र योजना र बजेट प्रणाली के छ तर त्यसका अगाडि फाइनेन्सियल म्यानेजमेन्ट बुझ्नुपर्छ। माथि हामीले सार्वजनिक कोष व्यवस्थापन पढ्यौँ, सार्वजनिक वित्त व्यवस्थापन पढ्यौँ, होइन त्यही नै कुरा हो। यसलाई कसरी बुझ्न सकिन्छ त भन्दाखेरि पब्लिक फाइनान्स म्यानेजमेन्ट, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट भनेको चाहिँ यो सार्वजनिक स्रोतको कुशल मितव्य एवं प्रभावकारी तवरले सङ्कलन, विनियोजन र उपयोग गर्न गरिने योजना, सङ्गठन, नियन्त्रण र निर्देशन। ओके, यो फाइनेन्स त्यसमा के हो भने फाइनान्सियल म्यानेजमेन्टको इन्टरमिडिएटरिज हो ब्याङ्क तथा वित्तीय संस्था चाहिँ, त्यसको एउटा छुट्टै डिसिप्लिन हुन्छ, त्यसलाई फाइनान्सियल सेक्टर म्यानेजमेन्ट भन्छ। वित्तीय क्षेत्र व्यवस्थापन भनेको चाहिँ ब्याङ्क र वित्तीय संस्थाको व्यवस्थापन हो। त्यसमा चाहिँ तपाईँले नेपालमा कतिवटा ब्याङ्क छन्, वाणिज्य ब्याङ्क कति छन्, वित्तीय संस्था कति छन्, सहकारी संस्था कति छन्, होइन, बिमा कम्पनीहरू कति छन् भनेको फाइनान्सियल सेक्टर म्यानेजमेन्ट है। अनि यो पब्लिक फाइनान्स म्यानेजमेन्ट, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट भनेको चाहिँ त्यसको एउटा अङ्ग ब्याङ्क वित्तीय संस्था आउँछ, तर यसमा पढ्नु पर्दैन। खालि के हो भने पब्लिक फाइनान्सियल म्यानेजमेन्ट भनेको चाहिँ पुँजीको सङ्कलन, पुँजीको विनियोजन, पुँजीको लगानी र पुँजीबाट अधिकतम प्रतिफल प्राप्त गर्न गरिने योजना, संगठन, निर्देशन र नियन्त्रणको काम चाहिँ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट हो। सङ्कलन गरेर स्टेट गभर्मेन्ट वा इन्डिभिजुअलले पुँजी के गर्छ, सेभिङ गर्छ, केमा, यो फाइनान्सियल इन्टरमिडिएटरिजमा, फाइनान्सियल इन्स्टिट्युसन्समा, ब्याङ्क वित्तीय संस्थाहरू। त्यसैले फाइनान्सियल म्यानेजमेन्ट, फाइनान्स म्यानेजमेन्ट जे भन्नुहोस् त्यसमा ब्याङ्क तथा वित्तीय संस्थाको महत्त्वपूर्ण भूमिका हुन्छ। के का रूपमा? इन्टरमिडिएटरिजका रूपमा, त्यसको मध्यस्थकर्ताका रूपमा, मध्यस्थता संस्थाका रूपमा भूमिका हुन्छ है। त्यसैले साधन वित्त व्यवस्थापन भनेको चाहिँ साधन स्रोतको कुशल वितरण एवं प्रभावकारी तवरले सङ्कलन, विनियोजन र उपयोग गर्न गरिने योजना, संगठन, निर्देशन र नियन्त्रणको प्रक्रियालाई बुझिन्छ। यसभित्र राजस्व सङ्कलन, सार्वजनिक खर्चको नीति निर्धारण, सार्वजनिक खर्चको विनियोजन र महत्तम उपयोग, सबभन्दा पहिला रेभिन्यू म्यानेजमेन्ट यसमा पर्यो। अर्को चाहिँ पब्लिक एक्सपेन्डिचर पोलिसी, कसरी त्यसलाई खर्च गर्ने भन्ने पोलिसी बनाउने कुरा, र त्यसपछि त्यहाँदेखि एक्सपेन्डिचरको त्यो रिसोर्सेसको एलोकेसनको कुरा, बाँडफाँडको कुरा, र त्यसको उपयोगको कुरा भनेको स्पेन्डिङ गर्ने, अकाउन्ट राख्ने, अडिट राख्ने, गर्ने, यो सबै कुरा उपयोगको। त्यसैले यो चाहिँ राजस्व सङ्कलन, खर्च नीति निर्धारण अनि साधन खर्चको विनियोजन र त्यसको महत्तम उपयोग गर्ने कार्यहरू गर्छन्। अर्थात् साधन वित्त व्यवस्थापनले मूलत सरकारद्वारा गरिने सार्वजनिक स्रोतको सङ्कलन तथा विनियोजन र सार्वजनिक खर्चको व्यवस्थापन र नियन्त्रणलाई समेट्छ भनेर हामीले भन्छौँ। अब यो साधन वित्त व्यवस्थापन गर्नका निमित्त चाहिँ यसले सरकारको सार्वजनिक सम्पत्ति र आमदानीको वितरण, बजारको कुशलता, मूल्य प्रणाली, उत्पादन तथा उत्पादकत्व, रोजगारी तथा आय आदिमा सार्वजनिक वित्त व्यवस्थापनले प्रभाव पार्छ कि। यसको इम्प्याक्ट चाहिँ सरकारले उसको एसेटको, सम्पत्तिको अनि सरकारको आमदानीको वितरणको, त्यसको बजारको कुशलता भनेको मूल्य, लागत, कर आदिमा पर्ने प्रभाव, मूल्य प्रणाली, उत्पादन, उत्पादकत्व, रोजगारी, आमदानी जस्ता कुराहरू पब्लिक फाइनान्सियल म्यानेजमेन्टबाट प्रभावित हुने कुराहरू हुन् भने, यसको लागि सरकारले खास गरी के नीतिगत औजारको प्रयोग गर्छ? पब्लिक फाइनान्स म्यानेजमेन्ट अथवा पब्लिक फाइनान्सियल म्यानेजमेन्टका लागि के नीतिगत औजारको प्रयोग गर्छ त भन्दा, सबभन्दा पहिला चाहिँ यसले एउटा चाहिँ आवधिक योजना, जुन तपाईँकोमा यहाँ छ एन्युअल, के भन्छ, पेरियोडिक प्लान, आवधिक योजना। दोस्रो सार्वजनिक वित्त नीति, वित्त नीति। अर्को चाहिँ मौद्रिक नीति र अर्को चाहिँ विदेशी विनिमय नीति। यी मेजर, अरू पनि पोलिसीहरू हुन्छन् तर मेजर चाहिँ एउटा पेरियोडिक प्लान हुने भयो, अर्को फिस्कल पोलिसी हुने भयो, अर्को मोनिटरी पोलिसी हुने भयो र अर्को चाहिँ यो फरेन एक्सचेन्ज पोलिसी, विदेशी विनिमय नीति। यो मार्फत सार्वजनिक वित्त व्यवस्थापन गर्छ सरकारले। अब तिनीहरू भनेको के हो भन्ने भन्दा चाहिँ आवधिक योजना भनेको चाहिँ निश्चित अवधिमा राज्यसँग उपलब्ध सीमित स्रोत साधनलाई महत्तम लाभ प्राप्त गर्ने गरी उपयोग गर्नका लागि राज्यले बजारमाथि गर्ने हस्तक्षेप चाहिँ आवधिक योजना, अथवा के गर्ने, कहिलेसम्म गर्ने, कसले गर्ने, कसरी गर्ने र त्यसमा कति स्रोत साधनको प्रयोग गर्ने, त्यसबाट कति अपेक्षित नतिजा ल्याउने भन्ने कुराको पूर्व योजनालाई चाहिँ हामी के भन्छौँ, आवधिक योजना भनेर भन्छौँ। भनेदेखि वित्त नीति चाहिँ खास गरिकन राजस्व, सार्वजनिक खर्च, सार्वजनिक सम्बन्धित नीति हो वित्त नीति भनेको। रेभेन्यू कति कलेक्सन, कसरी कलेक्सन, त्यसको खर्च कसरी, सार्वजनिक ऋण कसरी व्यवस्थापन, यानि कि वित्त नीति भनेको बजेट होइन। बजेटले वित्त नीतिको के गर्छ, आर्टिकुलेट गर्छ। अनि त्यसपछि यसले आर्थिक वृद्धि, आर्थिक स्थायित्व, रोजगारी सिर्जना, सामाजिक न्याय जस्ता उद्देश्य राखेको हुन्छ। मौद्रिक नीति भनेको चाहिँ यो मुद्राको प्रदायलाई सन्तुलित राख्ने नीति हो। बजारमा मुद्रा र मुद्राको माग र आपूर्ति बीच सन्तुलन कायम गर्ने र त्यो बजारको आवश्यकताको स्तर अनुरूप मुद्राको प्रदायलाई सीमित राख्ने नीतिलाई चाहिँ मौद्रिक नीति भनेर भनिन्छ। मोनिटरी पोलिसी यो इन्डिपेन्डेन्ट अथोरिटी मोनिटरी अथोरिटीले जारी गर्छ, यानि कि मुलुकको केन्द्रीय ब्याङ्क राष्ट्र, हाम्रो राष्ट्र ब्याङ्क नेपाल राष्ट्र ब्याङ्क भन्छ हो, त्यसले जारी गरे जस्तै अरू मुलुकको पनि सेन्ट्रल मोनिटरी अथोरिटी भन्ने हुन्छ, उसले इन्डिपेन्डेन्टली जारी गर्छ। र यो मौद्रिक नीतिले चाहिँ साख नियन्त्रण भन्छ, मुद्रा प्रदायले सृजना गर्ने मुद्राको भ्यालुलाई चाहिँ कन्ट्रोल र सन्तुलित पार्ने विभिन्न औजारहरू हुन्छन्। तिनीहरू मध्ये अब यो नियन्त्रणात्मक औजारहरूको अहिले प्रयोग हुँदैन। अहिले चाहिँ के हुन्छ त भन्दा खुला बजार नीति भन्छ, समय प्रतिस्पर्धाद्वारा निर्धारण हुने मुद्राको मूल्य ब्याज दर, यो चाहिँ निर्धारण हुने नीतिको प्रयोग लिबरल इकोनोमिक के अरे पोलिसी अवलम्बन गर्ने देशले गर्छन्। त्यसैले वित्त नीति र मौद्रिक नीति यो बजारमा स्थायित्व कायम गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सरकारका दुईटा मेजर पोलिसी इन्स्ट्रुमेन्टहरू हुन्। योजनाले चाहिँ समग्र अवधि भएको स्रोत साधनको आकलन गर्ने अनि त्यसका लागि त्यो अवधिमा सरकारले गर्ने कामको पूर्वानुमान गर्ने र त्यो कामका लागि उपलब्ध स्रोतको विवेकपूर्ण विनियोजन र उपयोगको सुनिश्चितता गर्ने दस्तावेज हो योजना भनेको, होइन? अनि त्यसपछि यो यिनीहरू पछि अर्को चाहिँ देशको बाह्य मुलुकसँगको ट्रान्जेक्सनमा मुद्राको भ्यालु डिटरमाइन गर्ने फरेन करेन्सी एक्सचेन्ज रेट जुन हुन्छ नि, विदेशी मुद्रा विनिमय दर निर्धारण गर्ने नीति पनि खास गरिकन नेपाल राष्ट्र ब्याङ्कले अथवा केन्द्रीय ब्याङ्कले नै तय गर्छ। त्यो ग्लोबल कम्पिटिटिभ आधारमा एक्सचेन्ज रेट पनि निर्धारण हुन्छ। कहिलेकाहीँ मुलुकले इन्टरभिन गरेर आफ्नो मुद्रालाई यो डिप्रिसिएसन वा एप्रिसिएसन गर्न पनि सक्छ। मुद्राको मूल्य उच्च भयो भनेदेखि के हुन्छ, एक्सपोर्ट घट्छ। त्यसैले कहिलेकाहीँ सरकारले ठुल्ठुला देशको हेऱ्यो भने तपाईँले चाइनाले आफ्नो मुद्रालाई चाहिँ सस्तो बनाएर एक्सपोर्ट बढाउनलाई त्यो प्रयत्न गर्छ, होइन? त्यसैले आवश्यकता अनुसार यदा कदा डिप्रिसिएसन एप्रिसिएसन अथवा त्यसको मूल्य अभिवृद्धि गर्ने वा घटाउने विभिन्न तरिकाले गर्न पनि सक्छ। तर बजारले, अन्तर्राष्ट्रिय बजारले स्वस्थ प्रतिस्पर्धाको आधारमा मुद्राको मूल्य विनिमय दर तय गर्ने हुन्छ। त्यो सरकारले डाइरेक्ट इन्टरभेन नगरिकन स्वतन्त्र मौद्रिक अधिकारीलाई नै त्यसको पनि अधिकार दिन्छ। र हाम्रो राष्ट्र ब्याङ्कले प्रत्येक दिन तपाईँले विनिमय दर निकाल्छ नि, जारी गर्छ नि अन्तर्राष्ट्रिय मार्केट। तर अब हाम्रो चाहिँ के छ भने इन्डियासँग चाहिँ इन्डियाको सँग निर्धारण गर्ने हुन्छ, उसको आधारमा त्यो कन्सटेन्ट उसको भ्यालु हुन्छ, उसको भ्यालुको आधारमा हाम्रो चाहिँ निर्धारण हुन्छ, होइन? सो अब अहिले समग्रमा तपाईँले हेर्नुभयो भने यस्तो वित्त नीति भनेर कुनै डकुमेन्ट त हुँदैन, एन्युअल बजेट त आउने भयो, त्यसबाट वित्त नीतिका क्यारेक्टरिस्टिक्सहरू हामीले ड्र गर्न सक्छौँ। तर समग्रमा नेपाल सरकारको वित्त नीति के छ भन्यो भनेदेखि चाहिँ उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने, दिगो र उच्च आर्थिक वृद्धि दर हासिल गर्ने, यहाँ तपाईँलाई अघि मैले भन्न खोजेको मौद्रिक नीति र वित्त नीति त्यो छुट्टै पढ्नुपर्छ, तपाईँहरूले पढ्नु होला। तर त्यसबिचको मेजर फरक चाहिँ के हो भनेदेखि तिनवटा अब्जेक्टिभ हुन्छ दुइटैको, है? तिनवटा अब्जेक्टिभ, त्यसको हाइरार्की मात्रै फरक हुन्छ। वित्त नीतिले जहिले पनि इकोनोमिक ग्रोथ पहिलो प्राथमिकता हो वित्त नीतिको, अनि दोस्रोमा गएर स्टेबिलिटी हो, इकोनोमिक स्टेबिलिटी, आर्थिक स्थायित्व, अनि तेस्रोमा गएर सोसल जस्टिस हो, सामाजिक न्याय हो, है? अब मौद्रिक नीतिको चाहिँ पहिलो उद्देश्य चाहिँ स्टेबिलिटी हो, है? आर्थिक स्थायित्व कायम गर्ने, मुद्रा प्रवाहलाई नियन्त्रण गरेर सन्तुलित राखेर आर्थिक स्थायित्व कायम गर्ने हो, ब्याज दर, विनिमय दर आदि भनौँ न यो चाहिँ, अनि त्यसपछि मुद्रा स्फीति दर, अनि यो दोस्रो उद्देश्यमा बल्ल उसको ग्रोथ हुन्छ। तेस्रो चाहिँ तिन दुइटै नीतिको के हो, सोसल इक्विटी, सोसल इक्वालिटी अथवा सामाजिक न्याय, समानता है हुन्छ। त्यसैले मौद्रिक र वित्त नीति, वित्त नीतिले जहिले पनि के चाहन्छ, वृद्धि चाहन्छ, आर्थिक वृद्धि चाहन्छ। त्यसैले अफन वित्त नीति र मौद्रिक नीति दुइटै एक्सपान्सनरी र चाहिँ यो के भन्छ संकुचित संकुचनकारी र विस्तारकारी दुइटै हुन्छ। तर मौद्रिक नीति हत्तपत्त त्यो विस्तारकारी मौद्रिक नीति ल्याइँदैन विशेष अवस्थामा भए, किनभने यसको उद्देश्य स्थायित्व हुन्छ भने, वित्त नीति चाहिँ यो के हुन्छ डेफिसिट बजेटिङ मार्फत अलिकति विस्तारकारी, बढी खर्च गर्ने, बढी काम गर्ने कुरामा जोड दिन्छ, किनभने वृद्धि गर्नुपर्छ त्यसले इकोनोमिक ग्रोथ गर्नका लागि। यो चाहिँ वित्त नीति अलिक बढी डेभलपिङ कन्ट्रीको सन्दर्भमा डेफिसिट बजेटिङ मार्फत वित्त विस्तारकारी वित्त नीति आउने हुन्छ। तर मौद्रिक नीति पनि मार्केटमा मनीको स्टाटसका आधारमा कहिलेकाहीँ विस्तारकारी पनि हुनसक्छ, संशोधनकारी पनि हुनसक्छ, त्यो कुरा मैले लेखिदिएको छु। तर खालि यो दुईवटाको फरक छुट्याउन खोजेको र नेपालको वित्तीय नीतिको मैले कुरा गरिरहँदाखेरि भन्दै थिएँ, दिगो र उच्च आर्थिक विविधता हासिल गर्ने, आर्थिक वृद्धिको प्रतिफल वितरणमा विपन्न वर्गको पहुँच बढाउने, यो सोसल जस्टिस इक्वालिटी कायम गर्दा मानव विकास र रोजगारी सिर्जनामा जोड दिने, सामाजिक न्याय र सुरक्षाको सुनिश्चित गर्ने, लगानीको वातावरण विकास गर्ने, होइन, वित्तीय क्षेत्र सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी पुँजीगत खर्च अभिवृद्धि गर्ने, साधारण खर्च कटौती गरेर अनि निर्यात प्रवर्धन गर्ने, छिटो प्रतिफल दिने र छिटो सम्पन्न हुने आयोजनामा बढी लगानी गर्ने, बहुवर्षीय बजेट प्रणालीको कार्यान्वयन गर्ने, राजस्व प्रशासनमा सुधार गरी राजस्वको दायरा विस्तार गर्ने, वैदेशिक सहायताको प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने, आन्तरिक ऋणलाई वाञ्छित सीमामा राख्ने, भनेको डोमेस्टिक बोरोइङ जिडिपीको 5% भन्दा बढी हुन नदिने, पुँजी बजारको विकास र विस्तारमा जोड दिने र वित्तीय सेवाका लागि वैदेशिक बैङ्कहरूको स्थापना गर्न जोड दिने जस्ता हाम्रा वित्त नीतिहरू समग्रमा छन्। अब खर्च व्यवस्थापन नीतिले त सार्वजनिक स्रोतको कसरी कुशल मितव्य र प्रभावकारी उपयोग गर्ने र खर्चमा कसरी नियमन र नियन्त्रण गर्ने भन्ने कुरामा जोड दिन्छ। मौद्रिक नीतिको मैले भनिहालेँ, विदेशी विनिमय नीतिले चाहिँ विनिमय दर स्थिरता कायम गरी आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य राख्छ। अब यो सार्वजनिक वित्तका स्रोत आन्तरिक स्रोत र बाह्य स्रोत दुई किसिमको हुन्छ। आन्तरिक स्रोत त तिनवटा कर राजस्व, गैरकर राजस्व र आन्तरिक ऋण, यो मैले धेरैचोटि भनिसकेको छु। बाह्य स्रोतमा चाहिँ वैदेशिक अनुदान र वैदेशिक ऋण गरेर दुई किसिमका स्रोत हुन्छन्। र सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्र भने यिनीहरूलाई नै मिलाएर लेख्ने हो। सार्वजनिक राजस्व एउटा हो यसको क्षेत्र, अर्को सार्वजनिक खर्च हो, अर्को सार्वजनिक ऋण हो, र यी सबै गर्न प्रयोग हुने वित्तीय प्रशासन फाइनान्सियल एडमिनिस्ट्रेसन, यी चाहिँ सार्वजनिक वित्तका क्षेत्र हुन्। सार्वजनिक वित्त व्यवस्थापनको उद्देश्य माथिका हाम्रा नीतिसँग मिल्दोजुल्दो अनि अरू मैले वित्त नीतिका उद्देश्य जे भने त्यही नै हो। सार्वजनिक स्रोतको प्रभावकारी परिचालन र उपयोग गर्नु, आर्थिक वृद्धि र विकास हासिल गर्नु, सार्वजनिक खर्च व्यवस्थापन, समष्टिगत आर्थिक स्थायित्व, यस्ता खालका उद्देश्य हुन्छन्। अब नेपालमा सार्वजनिक वित्त व्यवस्थापनका के समस्या छन् भन्यो भने चाहिँ करको दायरामा ती तिनटै डाइमेन्सनलाई हेर्नु पऱ्यो है। अब रेभेन्यू, एक्सपेन्डिचर, होइन, अनि त्यसपछि गएर एलोकेसन, यी सबैलाई हेर्दाखेरि सबै तपाईँलाई करको दायरामा विस्तार गर्न नसक्दा न्यून राजस्व सङ्कलन, राजस्व दर चाहिँ वृद्धि दर चाहिँ कम छ हाम्रो, किनभने दायरा बढाउन सकिएको छैन। राजस्व प्रशासनमा अनियमितता, छली, चुहावट, भ्रष्टाचार व्याप्त छ। खर्चलाई उत्पादनमूलक प्राथमिकता प्राप्त क्षेत्रमा केन्द्रित गर्न सकेको छैन, अनप्रोडक्टिभ खर्च बढ्दै गएको छ। सरकारको पुँजीगत खर्च गर्ने क्षमता कमजोर छ। आयोजना व्यवस्थापन कमजोर हुँदा आयोजनाको लागत र समय दुइटै बढ्छ, जसले गर्दा खर्चिलो बन्छ। सार्वजनिक खर्चको पारदर्शिता र उत्तरदायित्व कमजोर छ। अनि प्रशासनिक खर्चलाई कटौती गर्न सकिया छैन। खर्चको लेखाङ्कन, लेखापालन, लेखा परीक्षण, प्रतिवेदन, यी प्रणालीहरू प्रभावकारी छैनन्। सार्वजनिक ऋणको रकम पनि हामीले उत्पादक क्षेत्रमा लगानी नगरिकन अनुत्पादक क्षेत्रमा लगानी गरेका छौँ, जसले हाम्रो ऋण फिर्ता गर्न सक्ने क्षमता बढाएको छैन। ऋण बढेछ तर त्यसको तिर्न सक्ने क्षमता बढाएको छैन। अनि लगानीको वातावरण विकास गर्न नसक्दा वैदेशिक लगानी आकर्षित हुन सकेको छैन। मूल्य स्थिरता, विनिमय स्थिरता, आर्थिक स्थायित्व हामीले स्वस्थ राख्न सकेका छैनौँ, जसले गर्दा अर्थतन्त्र पूर्वाधार छैन। अब यसका आधारमा यो योजना प्रणाली भन्ने यहाँ मैले बिचमा अलिकति तपाईँलाई अर्को पनि टपिक भएको हिसाबले राख्छु, तर यही तपाईँले पहिला योजना पढ्यो अनि बल्ल बजेट लगानी भएर हुन्छ। डेभलपमेन्ट प्लानिङ चाहिँ हामी कहाँ हेऱ्यो भनेदेखि नेपालको योजना प्रणाली र सहभागिताबाट योजना हेर्छ। अब योजना भनेको अब विकास योजना अथवा योजना, अब आर्थिक योजना भनेको भनेको के हो त भन्दाखेरि यो चाहिँ स्टेटले अभाइलेबल लिमिटेड फाइनान्सियल रिसोर्सेसको अधिक अथवा रिसोर्सेसको अधिकतम उपयोग गरेर राज्यले तय गरेका विकासका लक्ष्य उद्देश्य तीव्रतर हासिल गर्नका लागि बजारमाथि हस्तक्षेप गर्ने प्रणाली हो। त्यसैले योजनालाई लिबरल इकोनोमीको प्रिन्सिपल विपरीत पनि भनिन्छ, प्लान्ड इकोनोमीलाई चाहिँ, होइन। त्यसैले अब तर यसलाई अझ सरल भाषामा भन्दा चाहिँ यो के गर्ने, कसले गर्ने, कहिलेसम्म गर्ने भन्ने जस्ता विषयका सम्बन्धमा अग्रिम रूपमा निगो गर्ने कार्य नै योजना हो। र यसमा निश्चित उद्देश्यको निर्धारण गर्न यसलाई कसरी प्राप्त गर्न सकिन्छ भनेर आवश्यक रणनीतिहरू तय गर्ने काम हुन्छ। सो डेभलपमेन्ट प्लानिङ इज अ प्रोसेस अफ सेटिङ डेभलपमेन्ट गोल्स एन्ड अब्जेक्टिभ्स and developing necessary strategy to achieve that objectives in the given time period. दिएको समय अवधिमा प्राप्त गर्नुपर्ने उद्देश्य लक्ष्य तय गर्ने र त्यस्तो उद्देश्यलाई लक्ष्य प्राप्त गर्न आवश्यक रणनीतिको विकास गर्ने कुरालाई चाहिँ हामी के भन्दा रहेछौँ, योजना भनेर भन्दा रहेछौँ. राष्ट्रको सन्दर्भमा भनिरहँदा हामी त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ. राज्यसँग उपलब्ध सीमित स्रोत साधनको अधिकतम उपयोगका निमित्त बजारमा सरकारले प्लानिङ अथवा यो अर्गनाइजिङ डिरेक्टिङ कन्ट्रोलिङद्वारा नियन्त्रण गर्ने हस्तक्षेप गर्ने पद्धति हो यो योजना भनेको चाहिँ, होइन विकास भनेको. अब यसमा खास गरिकन डेभलपमेन्ट प्लानिङका लागि के चाहिन्छ, यसका बेसहरू आधारहरू के हुन्छन् त भन्यो भने सबभन्दा पहिला बेस लाइन डेटा चाहिन्छ. गोइङ टु प्लान समथिङ द्याट ओरिजिनल स्ट्याटस करेन्ट स्ट्याटस भन्ने थाहा पाउनु पऱ्यो. करेन्ट स्ट्याटस चाहिँ बेस लाइन डेटा हो. उदाहरणका लागि अहिले तपाईँलाई जाँच दियो भनेदेखि, होइन तपाईँले 40 नम्बर 42 नम्बर ल्याउनु भयो भने अब एक महिना पढेपछि अब तपाईँको इभ्यालुएसन गर्दा यो बेस लाइनसँग कम्पेयर गर्ने हो. अब तपाईँले 45 नम्बर ल्याउनु भयो भने कति पर्सेन्ट इम्प्रुभमेन्ट भयो भनेर हिसाब गर्न सकिन्छ. अब अहिले पढ्न थाल्नुको कुनै पनि 2 महिनापछि जाँच दिँदाखेरि तपाईँले 50 नम्बर ल्याउनु भयो भने कति प्रगति भयो भनेर हेर्न सकिन्छ. त्यसैले प्लानिङको सबभन्दा महत्त्वपूर्ण कुरा बेस लाइन डेटा वेयर इज द स्टेटस एट प्रेजेन्ट. अहिले आजको दिनमा के छ त योजना गर्ने हो भने योजनाको आधार वर्षमा आधार डेटा चाहिन्छ. आधार डेटा भनेको लिटरेसी रेट कति छ, होइन, अनि त्यसपछि गएर यो पोभर्टी रेट कति छ, अनइम्प्लोइमेन्ट रेट कति छ, है, अथवा चाहिँ यो गर्ल्स बोइज इनरोलमेन्ट रेट कति छ, है, जेन्डर डिस्प्यारिटी कति छ, पर क्यापिटा इन्कम कति छ, ग्रोथ रेट कति छ, यो बेस्ट लाइन डेटा चाहियो सबभन्दा पहिला. दोस्रो, त्यो बेस्ट लाइन डेटाको आधारमा प्लान गर्ने हो त त्यसका लागि स्ट्रङ इन्स्टिट्युसनहरू, स्ट्रङ अथोरिटी चाहिन्छ, स्ट्रङ प्लानिङ अथोरिटी. योजना निकाय, योजना अधिकारी बलियो हुनु पर्यो, अधिकार पनि भएको अनि विज्ञता विशेषज्ञता क्षमता भएको प्लानिङ अथोरिटी चाहिन्छ. दोस्रोमा कमिटमेन्ट विथ क्लियर भिजन, एन्ड द गभर्मेन्ट सुड ह्याभ कमिटमेन्ट. कमिटमेन्ट भनेको प्रतिबद्धता. कस्तो प्रतिबद्धता? मैले जे प्लान गरेको छु त्यो कार्यान्वयन गर्छु र प्राप्त गर्छु भने फेरि मूर्खाइमा प्रतिबद्धता मात्रै गरेर हुँदैन, भिजन पनि हुनु पर्यो. कसरी हुन्छ त्यो भन्ने कुरा है. त्यसैले क्लियर भिजन सहितको, स्पष्ट सोच सहितको प्रतिबद्धता चाहियो. अर्को चाहिँ एग्रेसिभ एडमिनिस्ट्रेसन. एग्रेसिभको नेपालीमा कसलाई भन्न आउँछ? जसले भन्छ त्यसलाई एउटा चप्लेट दिन्छ. एग्रेसिभको नेपाली भन्नुहोस् त आक्रामक. अरू अब त शाखा अधिकृतकै नियुक्ति दिन्छु ल. जुझारु भन्छ, होइन, जुझारु. आक्रमक भनेको युद्ध हो, त्यही चिजलाई अर्को भाषामा भन्न सकिन्छ. जुझारु प्रशासन, प्रशासन चाहिन्छ भनेको एकदमै काम गर्ने के, त्यो अरिङ्गालले आगो निभाउन अट्याक गरे जस्तो. अरिङ्गाल पोल्नु भएको छ कहिले? हामी त गाउँमा अरिङ्गाल पोलेर खान्थ्यौँ, होइन, कालो अरिङ्गाल. तपाईँ एउटा उम्क्यो भने पनि पानी मुनि गएर टोक्छ, आठ दसवटा टोक्यो भने मान्छे मरिहाल्छ. अरिङ्गाल टोकेर मान्छे मऱ्यो भने त्यो जुन डिरेक्सनमा बाट ढुङ्गा आएको छ ठ्याक्कै त्यही डिरेक्सनमा आएर तपाईँलाई टोकिहाल्छ. त्यसरी अरिङ्गालाई ढुङ्गा हान्यो यस्तो गर्यो, तर ठुलो राको बाल्यो नि त्यसपछि लगेर जलाइदिन्छ. त्यो अरिङ्गाल कुनै पनि हालतमा त्यहाँबाट भाग्दैन. आज भने तिनीहरूको इथिक्स बिग्रेको भए थाहा छैन, नत्र भने सबैले त्यसमा आक्रमण गर्छ. त्यो आगोमा आक्रमण गर्छ अनि सबै अरिङ्गाल मर्छ अनि त्यसको त्यो लावालाई चाहिँ झिकेर अनि फ्राई गरेर खाने एकदम हेल्दी हुन्छ. सो त्यसरी के त्यो जुझार्यो भनेको त्यही भएर हाम्रो प्रधानमन्त्रीले अरिङ्गाल जस्तो बनेर प्रतिकार गर्नुहोस् भनेको त्यही हो. जुझार्यो एकदम लागेर डेडिकेटेड भएर काम गर्ने प्रशासन हुनुपर्छ. हाम्रो जस्तो जुम्सो अल्छी, होइन, अनि त्यसपछि गएर थाङ्ने यो के मुख्य जिम्मेवार भन्ने यस्तो प्रशासनले हुँदैन. एग्रेसिभ एडमिनिस्ट्रेसन चाहियो. अर्को चाहिँ स्ट्रङ फाइनेन्सियल म्यानेजमेन्ट चाहियो. यो फाइनेन्सियल म्यानेजमेन्ट सिस्टम चाहिँ भ्रष्टाचार चुहावट अनियमितता हुने खालको हुनु भएन. स्ट्रङ फाइनेन्सियल म्यानेजमेन्ट हुनु पऱ्यो र पिपुल्स ओनरसिप. जहिले पनि प्लानमा जनताको स्वामित्व चाहियो, उनीहरूलाई सँगसँगै लिएर सँगसँगै सहभागी गराएर अगाडि बढ्नुपर्ने हुन्छ. सो दिदा द प्री कन्डिसन अफ द बेसिस फर इफेक्टिभ डेभलपमेन्ट प्लानिङ. किन यसको उद्देश्य भनेको भेरी सिम्पल, यो सीमित स्रोतको सबै क्षेत्र वर्ग समूहका बिचमा समान वितरण विनियोजन, सन्तुलित विकास, प्राथमिकता प्राप्त क्षेत्रमा स्रोत परिचालन, आर्थिक स्थिरता र स्थायित्व कायम गर्नु होइन, सामाजिक सुरक्षा प्रदान गर्नु, बजार असफलतालाई नियन्त्रण गरी बजार संयन्त्रलाई सबल बनाउनु, मार्केट रिसर्च चल्यो भने मार्केट फेल्योरको विभिन्न कारणले मार्केट फेल्योर हुन्छ त्यसलाई करेक्सन गर्न प्लानिङ गर्ने हो होइन, कृषि र औद्योगिक विकास गर्न, बेरोजगारी र व्यापार चक्रको अन्त्य गर्न, प्रति व्यक्ति आय वृद्धि गर्न, लगानी आकर्षण गर्न आदि आदि भनौँ न प्लान चाहिँ यो उद्देश्यले गरिन्छ। अब विकास योजना तर्जुमा कसरी हुन्छ, यसको प्रक्रिया के हो, योजना तर्जुमा प्रक्रिया हुन्छ, यो सैद्धान्तिक हो, हामी कहाँ के हुन्छ भन्ने पछि आउँछ होइन, सैद्धान्तिक रूपमा चाहिँ योजना सबभन्दा पहिला सूचना र तथ्याङ्कको सङ्कलन गरिन्छ, अलिक बेसलाइन डेटा भने जस्तो, दोस्रो समष्टिगत आर्थिक विश्लेषण र प्रक्षेपण गरिन्छ, त्यो सूचना तथ्याङ्कका आधारमा माइक्रो इकोनोमिक एनालिसिस र प्रोजेक्सन गरिन्छ, 5 वर्ष वा 3 वर्षमा कति आमदानी प्राप्त हुन्छ, कति लगानी आउँछ होइन, अनि कति पूर्वाधारहरू बनेर त्यसबाट कति रिटर्न प्राप्त हुन्छ, मूल्य वृद्धि कति होला, ब्याज दर विनिमय दरमा कस्तो फरक पर्ला, यो खालको प्रोजेक्सन गरिन्छ र त्यसका आधारमा टोटल रिसोर्सको प्रोजेक्सन गरिन्छ र लक्ष्य तथा उद्देश्यको निर्धारण र प्राथमिकरण, त्यस्तो रिसोर्सेसले अब स्रोतले कति काम गर्न सकिन्छ भन्ने आधारमा लक्ष्य उद्देश्य निर्धारण गरिन्छ, त्यसको प्रायोरिटाइजेसन गरिन्छ अनि पूर्वानुमान विकास र सम्भावित समस्याहरूको आकलन। अब त्यसपछि चाहिँ हामी के गर्छौँ भन्दाखेरि अब यति स्रोत छ, यति काम गर्न, यो स्रोत चाहिँ यस्तो यस्तो अवस्थामा यसरी सकिन्छ भनेर पूर्वानुमान गरिन्छ र त्यही पनि के जोखिमहरू हुन्छन् होला भनेर जोखिम पनि पहिचान गरिन्छ अथवा समस्याहरूको पनि पहिचान गरिन्छ। योजनाको ढाँचा र रणनीतिको निर्धारण अब चाहिँ के गरिन्छ भने फ्रेम अफ प्लान बनाइन्छ अनि स्ट्राटेजी पनि डेभलप गरिन्छ अनि त्यति गरिसकेपछि क्षेत्रगत उद्देश्य नीति कार्यक्रम र अपेक्षित उपलब्धिको निर्धारण गरिन्छ। कृषिमा यो उद्देश्य, यो नीति, यो कार्यक्रम, यति अपेक्षा, स्वास्थ्यमा यो, शिक्षामा पूर्वाधार भनेर क्षेत्रगत गरिन्छ अनि आवश्यक स्रोत साधनको बाँडफाँड व्यवस्था र बाँडफाँड भनेर त्यो कहाँ कहाँबाट जुटाउने भन्ने सुनिश्चित गरिन्छ र बाँडफाँड गरिन्छ। अनुगमन तथा मूल्याङ्कनका आधार र सूचकहरूको निर्धारण गरी निर्धारण गरिन्छ है, मोनिटरिङ एन्ड इभ्यालुएसनका इन्डिकेटरहरू बेसिसहरू सहितको बेसहरूको निर्धारण गरिन्छ होइन। अर्को चाहिँ योजना कार्यान्वयन कार्ययोजना बनाइन्छ, योजना बनिसकेपछि अनुमान मूल्याङ्कनको पनि योजना बनिसकेपछि कार्यान्वयन कार्ययोजना इम्प्लिमेन्टेसन एक्सन प्लान, योजना कार्यान्वयनको प्रक्रिया र संयन्त्रको निर्धारण गरिन्छ, कसरी कार्यान्वयन गर्ने भने प्रोसेस र स्ट्रक्चर कुन मार्फत कार्यान्वयन गर्ने अनि योजनाको अन्तिम मसौदा निर्माण गरेर स्वीकृत गरिन्छ। दिस इज थियोरेटिकल स्टेप्स अफ डेभलपमेन्ट प्लानिङ प्रोसेस। अब के का आधारमा बनाइन्छ योजना बनाउँदा के कुरा हेरिन्छ भन्दा चाहिँ राज्यका निर्देशक सिद्धान्त र नीति हेरिन्छ, सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता र सम्झौताहरू हेरिन्छ, सरकारले नागरिक समक्ष गरेको घोषणा र प्रतिबद्धताहरू, राजनीतिक दलको घोषणा पत्र के भनेका छन् चुनावमा अहिले सरकारमा भएका दलहरूले, घोषित राष्ट्रिय लक्ष्य र प्राथमिकताहरू के छन् त्यसलाई हेरेर योजना बनाइन्छ, सरकारका नीति कार्यक्रम के छन् त एन्युअल्ली नीति कार्यक्रम ल्याइराखेका हुन्छ, मुलुकको सामाजिक आर्थिक अवस्था कस्तो छ त्यसलाई पनि हेरिन्छ, आम नागरिकको अपेक्षा माग दबावहरू के छन्, स्रोतको उपलब्धता र कार्यान्वयन गर्ने क्षमता कस्तो छ त्यो पनि हेरिन्छ, विगतका योजनाको समीक्षाबाट के पाठ सिकियो त्यो पृष्ठ प्रसङ्गलाई पनि हेरिन्छ, विद्यमान अवस्थाको सोर्ट एनालिसिस स्ट्रेन्थ विकनेस अपर्च्युनिटी सेट अहिलेको अवस्थाको के छ त्यो हेरिन्छ र उपलब्ध सूचनात्मक तथ्याङ्कहरू यसका आधारमा हामीले विकास योजना तर्जुमा गर्छौँ। नेपालमा चाहिँ चालु आवधिक योजनाको मध्यतिर अवधारणा पत्रको तर्जुमा गरिन्छ, चालु आवधिक योजनाको समीक्षा गरिन्छ मध्यवर्ती समीक्षा, त्यो समीक्षाका आधारमा हामी अवधारणा पत्र बनाउँछौँ, अवधारणा पत्रमाथि केन्द्रीय तथा क्षेत्रीय स्तरमा अन्तर्क्रिया गरी आधार पत्रको मस्यौदा तर्जुमा गरिन्छ, त्यो कन्सेप्ट पेपरको पछि के बनाइन्छ यो एप्रुभ पेपर बनाइन्छ आधार पत्र, त्यो चाहिँ विभिन्न तहमा अन्तर्क्रिया गरेर त्यसको परामर्शका आधारमा आधार पत्रको मस्यौदामाथि राष्ट्रिय विकास परिषदमा छलफल, राष्ट्रिय विकास परिषदको बैठक बस्छ त्यहाँ छलफल हुन्छ र त्यो विकास परिषदले निर्देशन दिन्छ यो गरेर सच्याएर यसलाई स्वीकृत गर्ने भनेर अनि त्यो अनुसार सच्याएपछि मन्त्री परिषदबाट आधार पत्रको स्वीकृति हुन्छ र त्यो प्रकाशन हुन्छ अनि विषयगत मन्त्रालयको संलग्नतामा फेरि राष्ट्रिय योजना आयोगले विस्तृत योजनाको दस्तावेज तयारी गर्छ। यो चाहिँ अनि विस्तृत योजनाको दस्तावेज मन्त्री परिषदबाट स्वीकृत गरी प्रकाशन हुन्छ र आवधिक योजनालाई वार्षिक विकास कार्यक्रम मार्फत कार्यान्वयनमा लगिन्छ। नेपालमा चाहिँ यसरी आवधिक योजना बन्द रहेछ, यसले मैले चार्ट पनि गर्छु। अब 2013 सालबाट नेपालमा योजनाबद्ध विकास सुरु भएको हो। अहिलेसम्म हामी कहाँ चाहिँ यो 6.5 दशकको अवधिमा पञ्चवर्षीय र त्रिवर्षीय दुइटै गरी 14 वटा योजना कार्यान्वयनमा आइसकेका छन्। यो अवधिमा 2018-19 47-49 उनापचाससम्म गरेर दुईपटक यो प्लान होलिडे भएको छ, योजना विहीन अवधि रहेको छ। 3 वर्ष जम्मा, एकचोटि 2 वर्ष, एकचोटि 1 वर्ष गरेर 3 वर्ष प्लान होलिडे भएको अवस्था छ। पहिलोदेखि 5 औँ योजनासम्मका सबै आवधिक योजनाको प्रमुख उद्देश्य पूर्वाधार विकास र आर्थिक वृद्धि रहेको पाइन्छ। 1-5 सम्म इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट र इकोनोमिक ग्रोथ, 6 औँ र 7 औँ योजनाको जोड आधारभूत आवश्यकता परिपूर्तिमा रह्यो। बेसिक निड्स अप्रोच अफ डेभलपमेन्ट थियो, त्यही अनुसार आधारभूत आवश्यकता परिपूर्तिमा। खर्चका हिसाबले हेर्ने हो भने पहिलोदेखि 4 औँ योजनासम्म खर्चको सबैभन्दा ठुलो हिस्सा चाहिँ यातायात विकासमा केन्द्रित रहेको देखिन्छ। यातायात भनेकै पूर्वाधार पनि हो। 5औँ, 6औँ र 7औँ योजनामा कृषि, सिँचाइ र वन क्षेत्रको विकासमा सबैभन्दा बढी पैसा विनियोजन गरेको पाइन्छ। 8औँ योजनाले आर्थिक उदारीकरण र निजीकरणको नीति अवलम्बन गर्दै दिगो आर्थिक वृद्धि हासिल गर्ने, गरिबी घटाउने, क्षेत्रीय असन्तुलन घटाउने जस्ता 3 उद्देश्य राखेको थियो। 8औँ योजनाबाट बल्ल योजनाले एउटा उद्देश्य गरिबी निवारण गर्न थालेको हो। 9औँपछि अहिलेसम्म सबै गरिबी निवारण थियो। त्यसैले यो योजना समष्टिगत आर्थिक नीति र संरचनामा सुधार गरी उदारीकरण र नीतिकरण कार्यान्वयन गर्नमा केन्द्रित रह्यो। 8 योजना चाहिँ लेभलाइजेसन, प्राइभेटाइजेसनमा केन्द्रित योजना थियो। अनि 9 योजनाले गरिबी निवारण गर्ने एक मात्रै उद्देश्य राखेको थियो। गरिबी निवारण रणनीति पत्रका रूपमा 10औँ योजना तर्जुमा भयो, त्यसले पनि एकल उद्देश्य गरिबी निवारणलाई नै राख्यो। द्वन्द्वको अन्त्य र जनआन्दोलन 2 सफलतापछि संक्रमणकाल व्यवस्थापन, शान्ति व्यवस्था अनि द्वन्द्वोत्तर पुनर्निर्माणमा केन्द्रित रहेर 11 योजना अन्तरिम योजनाका रूपमा तर्जुमा भयो। यसले बेरोजगारी, गरिबी र असमानता हटाउने जस्तो उद्देश्य राखेको थियो। 12 योजना पनि त्रिवर्षीय योजनाकै रूपमा आएर यसले चाहिँ खास गरी रोजगार केन्द्रित, समावेशी, समन्वयक आर्थिक वृद्धि मार्फत गरिबी निवारण गर्ने र यसले दिगो शान्ति स्थापना गर्ने भन्ने उद्देश्य राख्यो। 13 योजना 2022 सम्ममा नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राखेर आएको थियो। यसले पनि गरिबी घटाई जनताको जीवन स्तरमा परिवर्तन ल्याउने उद्देश्य राख्यो। भर्खर कार्यान्वयन सम्पन्न भएको 14 योजनाले नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य थियो। 1930-2030 सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य एवं उच्च आर्थिक वृद्धि मार्फत गरिबी निवारण गर्ने उद्देश्य राखेको थियो। अब अहिले 14 योजनाको अलिकति समीक्षा सम्पादित हुनसक्छ। अब तपाईँ यो डिटेलमा तपाईँलाई आउने केही होइन, तपाईँलाई आइहाल्यो भने यसको उपलब्धिलाई हेऱ्यो भने चाहिँ आर्थिक वृद्धि दर हामीले 7.2% पुर्याउने लक्ष्य राखेकोमा, 14 योजना राखेकोमा औसत 6.9% आयो। त्यसको 3 वर्षको औसत निकाल्दा यो झन्डै प्राप्तको नजिक हो, प्राप्तिको नजिक। आधार वर्षमा गरिबी 21.6 थियो, अहिले चाहिँ हाम्रो 18.7% झरेको छ। 17 झार्ने भनेको थियो, यो पुगेन, तर करिब प्रगति राम्रै भएको छ। र आर्थिक स्थायित्व, लगानी मैत्री नीति, विद्युत आपूर्ति र श्रम सम्बन्धमा सुधारले लगानीको अनुकूल वातावरण बन्दै गएको छ। यो योजना अवधिको भूकम्पपछिको पुनर्निर्माणको कामले उल्लेख्य प्रगति हासिल गरेको छ। पर्यटन आगमनमा विगतको तुलनामा केही वृद्धि भएको छ। सन् 2018 11,40,000 पर्यटक आगमन भएको डेटा छ। कुशल मौद्रिक नीतिको कार्यान्वयन मार्फत न्यूनतम मुद्रास्फीति दर हासिल भएको छ। इन्फ्लेसन रेट चाहिँ हामीले सब्सटेन्सियल्ली कन्ट्रोल गरेका छौँ। 7.5% भनेकोमा 4.2% झरेको छ, राम्रो उपलब्धिको। मानव विकास सूचकाङ्क चाहिँ जति लक्ष्य राखेको थियो त्यति नै प्राप्त भयो। यो प्रगति हाम्रो चाहिँ 0.54 बाट 0.579 पुगेको छ। यो हाम्रो लक्ष्य अनुसारै प्राप्त भएको छ। स्वस्थ खानेपानी सेवाको वितरण माध्यमिक तहमा भर्ना दर 15-24, साक्षरता दर जस्ता सूचकहरूमा पनि उल्लेख्य प्रगति भएको छ, तोके जति नभए पनि। विद्युतमा पहुँच प्राप्त गर्ने 87% पुर्याउने लक्ष्य राखेकोमा 90% पुगेको छ, यो टार्गेट क्रस गरेको छ। यस खालका उपलब्धि, मेजर की उपलब्धिहरू यसका भयो भने 14 योजना पनि अन्य योजना जस्तै अपेक्षा गरेकै स्तरमा सफल चाहिँ भएन। किन अपेक्षित सफल भएन भन्दा धेरैवटा कुराहरू त्यसको पछाडि कारक छन्। राज्यको राजनीतिक र प्रशासनिक पुनर्संरचनाले योजना कार्यान्वयनको पक्षलाई ओझेलमा पार्ने सबै बहस चाहिँ पोलिटिकल रिस्ट्रक्चरिङ एडमिनिस्ट्रेटिभ रिस्ट्रक्चरिङमा भयो. त्यसैले योजना कार्यान्वयनले प्राथमिकता पाएन. भूकम्प र नाकाबन्दी खेप्नु पर्यो यही योजना अवधिमा, जसले पनि योजनाको सफल कार्यान्वयनमा असर गर्यो. अनि लगानीको वातावरण पनि प्रभावित भयो भूकम्पबाट नाकाबन्दीबाट होइन. संहिता कार्यान्वयनका लागि संरचना नीति कानुन निर्माण गर्न एक वर्ष पुरै त्यसमा लाग्नु पर्यो. अनि वैदेशिक सहायताका आयोजनाहरूको कार्य सम्पादन अपेक्षाकृत रूपमा भएन. निर्यात प्रवर्धन गरेर व्यापार घाटा कम गर्न सकिएन. यो बिचमा अपेक्षित मात्रामा लगानी घुसिएन. कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्न सकिएन. राष्ट्रिय गौरवका आयोजनाको प्रगति चाहिँ निराशाजनक एकदमै धिमा रह्यो. विकासप्रतिको राष्ट्रिय प्रतिबद्धता र सहमतिको अभाव रह्यो, जसले विकासको बुझाइ फरक फरक भयो. यस्ता खालका समस्याहरूले गर्दा 14 योजना अपेक्षित रूपमा सफल हुन सकेन. अब 15 योजनाले चाहिँ केही युनिक व्यवस्था सहित आएको छ. 15 योजना यो दीर्घकालीन सोच सहितको योजना छ र दीर्घकालीन सोच 2100 हामीले तय गरेका छौँ, जसले दीर्घकालीन सोचका रूपमा विक्रमसम्म 2100सम्ममा समृद्ध नेपाल सुखी नेपालीको अवस्थामा पुग्ने भनेर त्यो सोच राखेको छ. समृद्ध नेपाल सुखी नेपाली होइन. अनि त्यो दीर्घकालीन सोच प्राप्तिका लागि त्यही समृद्धि र सुखलाई छुट्याएर दुईटा लक्ष्य बनाइएको छ, एउटा समृद्धि अर्को सुख होइन. अनि ती समृद्धि र सुखलाई भेट्नलाई प्राप्त गर्नलाई विभिन्न रणनीतिहरू तय गरेको छ योजनामा. त्यो के अरे दीर्घकालीन सोचले योजनाका पनि अल्टिमेट रणनीति त यिनै छ, तर दीर्घकालीन सोचका रणनीति भन्यो भने तिब्रतीको र रोजगारमूलक आर्थिक वृद्धि गर्ने. एउटा त इकोनोमिक डेभलपमेन्टै हो, दोस्रो सोसल डेभलपमेन्ट हो, तर सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने भन्ने छ. अनि तेस्रो चाहिँ यो इन्टर नेसनल इकोनोमिक इन्टर डिपेन्डेन्सी हो खासमा, तर अब यो दिगो सहर बस्ती विकास पनि यसमा जोडेको छ. वाइ आइडन हो आन्तरिक तथा अन्तर्देशीय अब अन्तर आबद्धता बढाउने इन्टर डिपेन्डेन्सी बढाएर पनि लाभ लिन सकिन्छ भन्ने हिसाबले आन्तरिक र अन्तर्देशीय अन्तर आबद्धता अर्को हो. त्यसैले यस्तोमा तपाईँले सम्झिनलाई चाहिँ इकोनोमिक ग्रोथ, सोसल डेभलपमेन्ट, इन्टर डिपेन्डेन्सी मात्रै सम्झियो भने आन्तरिक र अन्तर्देशीय आबद्धता सब थपिहाल्नुहुन्छ. एउटा नमिल्ने कुरो छ यहाँसँगै सहरी बस्ती विकास गर्ने भन्ने छ भनेर पछि त्योलाई थपे पनि हुन्छ होइन. र अर्को चाहिँ उत्पादन र उत्पादकत्व, प्रोडक्सन एन्ड प्रोडक्टिभिटी अभिवृद्धि गर्ने रणनीति छ भने अर्को चाहिँ बात यो सामाजिक सुरक्षा र संरक्षण, सोसल प्रोटेक्सनको कुरा छ अर्को रणनीतिमा. र गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाजको निर्माण, सोसल जस्टिसको कुरा छ यसमा चाहिँ. अनि प्राकृतिक स्रोतको संरक्षण, परिचालन र उत्थानशील विकास गर्ने भनेको इन्भाइरोमेन्टल प्रोटेक्सनको कुरा हो यो. र सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता भनेको गभर्नेन्सको डाइमेन्सन हो. त्यसैले एउटा इकोनोमिक ग्रोथ, अर्को सोसल डेभलपमेन्ट, अनि त्यसपछि अर्को गएर चाहिँ इन्टरडिपेन्डेन्सी, त्यसपछि गएर अर्को प्रोडक्सन प्रोडक्टिभिटी, सामाजिक सुरक्षा, त्यसपछि सामाजिक न्याय, त्यसपछि वातावरण संरक्षण र अर्को चाहिँ गभर्नेन्स गरेर यो आठवटा चाहिँ रणनीतिहरू यसले तय गरेको छ. अब सम्भाग क्षेत्रहरू तोकेको छ, तर अब यो ड्राइभिङ फोर्स चाहिँ मिलेर पनि मिलाएको छैन. यस्तो हुँदैन, ड्राइभिङ फोर्स भनेको दुई तिनवटा कुराहरू मात्रै हुन्छ. हाम्रो यो समृद्ध नेपाल सुखी नेपालीको सोच प्राप्त गर्ने ड्राइभिङ फोर्स भन्यो भने के होला त हाइड्रो पावर होला एउटा, त्यसमा मात्रै हामी केन्द्रित हुन्छौँ भन्ने होला. दोस्रो कमर्सियलाइजेसन अफ एग्रिकल्चर एन्ड एग्रिकल्चरल एक्सपोर्ट होला होइन. कृषिको आधुनिकीकरण गरेर कृषि निर्यात मार्फत हामीले समृद्ध नेपाल सुखी नेपाली प्राप्त गर्ने होला. अनि तेस्रो यसको ड्राइभिङ फोर्स भनेको के हुन सक्छ त भन्दा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट होला. हामी कहाँ चाहिँ अहिले अन्डर क्वालिटीको र अन्डर क्यापासिटीको इन्फ्रास्ट्रक्चरहरू पर्याप्त छैन, त्यो कारणले गर्दा विकासका सबै प्रभाव परेका छन्। त्यसैले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अर्को होला. र अर्को एउटा चाहिँ टुरिज्म होला होइन. टुरिज्म योभन्दा बाहेक ड्राइभिङ फोर्स हाम्रो केही हुन्छ जस्तो लाग्दैन. अर्को हुनसक्छ ह्युमन रिसोर्सेस, ह्युमन क्यापिटल हाम्रो ड्राइभिङ फोर्सेस हुनसक्छ. त्यो चाहिँ इम्प्लोइमेन्ट देशभित्रै जेनेरेट गरेर, ट्रेनिङ म्यासिभ रूपमा दिएर, इन्टरप्रेनरसिपलाई प्रमोट गरेर, एसएमइजलाई प्रमोट गरेर. त्यसैले हाम्रो ड्राइभिङ फोर्स लेखेको भए टापिक के लेख्नु पर्थ्यो, हाइड्रो पावर लेख्नु पर्थ्यो, त्यसपछि गएर यो चाहिँ के भन्छ इन्फ्रास्ट्रक्चर लेख्नु पर्थ्यो, मोडर्नाइजेसन अफ एग्रिकल्चर लेख्नु पर्थ्यो, टुरिज्म लेख्नु पर्थ्यो, एक त्यसपछि ह्युमन रिसोर्स ह्युमन क्यापिटल लेख्नु पर्थ्यो। तर अब यहाँ के लेखेको छ, बहुस्तरीय गुणस्तरीय एकीकृत यातायात प्रणाली भनेको छ, त्यसले ड्राइभिङ फोर्स गर्ने हो। गुणस्तरीय एकीकृत यातायात प्रणाली भनेको चाहिँ सर्भिस डेलिभरीको कुरा हो, जनतालाई के भन्छ सहज सरल सेवा प्रवाह गर्ने कुरा हो। गुणस्तरीय मानव पुँजी चाहिँ ठिक छ, ह्युमन क्यापिटल फर्मेसन र उद्यमशील कार्य संस्कृतिको विकास, यस्तो पनि लेख्नु पर्ने थियो। ह्युमन क्यापिटल मात्रै आफैमा डाल्नु पर्थ्यो, त्यसको तल एक्टिभिटीमा चाहिँ लेख्नु पर्थ्यो। जलविद्युत उत्पादन र हरित अर्थतन्त्र किन त्यहाँ जोड्नु पर्दैन थियो, यो चाहिँ हाइड्रो पावर मात्रै भने हाम्रो भइहाल्थ्यो। उत्पादन उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता यो ड्राइभिङ फोर्स, यो प्रोसिजरल कुरा हो, त्यो प्रोसेस हो, त्यसमा सुधार गर्नु। गुणस्तरीय पर्यटन क्षेत्रको विकास ठिक छ, पर्यटनहरूको हाम्रो ड्राइभिङ फोर्स हो। दिगो र व्यवस्थित सहरीकरण र बस्ती विकास ड्राइभिङ फोर्स होइन, सहरीकरणले यो समृद्ध नेपाल सुखी नेपालले पुर्याउने होइन, त्यो त स्वतः आउने कुरा, अर्बनाइजेसन सेटलमेन्ट म्यानेजमेन्ट भन्ने कुरा छ होइन। अनि प्रादेशिक र स्थानीय अर्थतन्त्रको विकास र सुदृढीकरण यो पनि भएन, त्यो गभर्नेन्स डाइमेन्सन हो यो। सार्वजनिक सुरक्षा संरक्षण यो पनि गभर्नेन्सकै कुरा हो। शासकीय सुधार सुशासन एनिवे तपाईँले चाहिँ तर यो पन्डमा मिलेको चाहिँ छैन, ड्राइभिङ फोर्स जस्तो हुने। अनि सहयोगी क्षेत्र छ, इट्स नट सो इम्पोर्टेन्ट। अब यो दीर्घकालीन स्रोतको क्वान्टिटेटिभ टार्गेटहरू पनि सेट गरेको छ, आर्थिक वृद्धि दर 10.5% पुर्याउने यो 2100 है, प्रति व्यक्ति कुल राष्ट्रिय आय 12,100 अमेरिकी डलर पुर्याउने, अहिले 1,034 छ होइन। अनि गरिबीको रेखा मुनिको जनसङ्ख्या शून्यमा झार्ने, अनि बेरोजगारी दर 3% झार्ने, अपेक्षित आयु 80% पुर्याउने, 80 वर्ष पुर्याउने, 80 वर्ष चाहिँ आयु होइन, फेरि तपाईँको चाहिँ तपाईँ जन्मेको वर्ष कति थियो हेर्नुहोस् त्यो अपेक्षित आयो, तर हामी 100 वर्ष बाँच्छौँ, यी सुन्न टोरी अब हजुर। अर्को चाहिँ साक्षरता दर 95% पुर्याउने, माध्यमिक तह 9-12 खुद भर्ना चाहिँ 95% पुर्याउने, र आधारभूत सामाजिक सुरक्षामा आवश्यकता चाहिँ 70% पुर्याउने भन्दै हो, क्वान्टिटेटिभ टार्गेटहरू सेट गरेको छ। अनि 15 योजनामा परिचय दिने कुराहरू छ, त्यो 15 योजनालाई चाहिँ समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन स्रोत प्राप्त गर्ने आधार योजना हो यो, पहिलो योजना भनेर मानिएको छ। राष्ट्रिय लक्ष्य चाहिँ उच्च आय स्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने हुन्छ, यो लक्ष्य पनि यो अवधिभरि मिट हुने लक्ष्य हुनुपर्थ्यो कि, त्यसको आधार निर्माण गर्ने भन्ने लक्ष्य हुँदैन, बरु उद्देश्य हुनसक्छ रेटोरिकमा होइन, तर यो यो अवधिमा 5 वर्ष 3 वर्ष होइन, 5 वर्ष हो, यो 5 वर्षमा के अचिभ हुन्छ त्यसमा लक्ष्य राख्नुपर्छ। अब प्रमुख परिमाणात्मक लक्ष्य चाहिँ आर्थिक वृद्धि दर 10.3 पुर्याउने, प्रति व्यक्ति आय 1,595 अमेरिकी डलर, अघिको 21 वर्षीयको 80-81 झार्ने, अपेक्षित आयु चाहिँ 72 वर्ष, मातृमृत्यु दर 79, बाल मृत्यु दर 24, साक्षरता 90, आधारभूत तहमा कुल भर्ना 79.5%, बेरोजगारी दर 6%, 30 मिनटको दूरीमा यातायात पहुँच भएको परिवार सङ्ख्या 95, र विद्युत र आधारभूत खानेपानी सेवा 79% भएको पुर्याउने भन्ने छ। यो खानेपानीको त धारो मात्रै पुर्याउने कामले 79% भन्ने छ। सो यसका आफ्नो रणनीतिहरू अघि केही रणनीति हो, नो डिफरेन्स। अब नेपालको योजनाबद्ध विकास हेऱ्यो भने यसको समीक्षा गर्दाखेरि चाहिँ केही यसका उपलब्धिहरू छन्, त्यसमा 2 मन्त्र होइन, तर अपेक्षित मात्रामा उपलब्धि हासिल हुन सकेको हामीले देख्दैनौँ। जस्तो खास गरी हेऱ्यो भने यो हामीले पूर्वाधार विकासमा होइन, स्वास्थ्य शिक्षा जस्ता सामाजिक विकासका क्षेत्रमा, अनि त्यस्तै गरिकन यो मानव विकासको क्षेत्रमा केही उपलब्धिहरू हासिल गरेका छौँ, यसलाई सिग्निफिकेन्ट पनि भन्नु मिल्दैन, उल्लेख्य पनि भन्नु मिल्दैन होइन, तर केही उपलब्धि हासिल डेफिनेटली गरेका छौँ। जस्तो यहाँ तपाईँले हेर्नुभयो भने मानव विकास सूचकाङ्कमा हामी चाहिँ 149 स्थानमा 0.75 अब त्यो बेलाको डेटा हेरेर गर्नुपर्ने हो। गरिबी 18.7 झरेको छ, 46 होइन। अनि यो रणनीतिक सडकको हेऱ्यो भने यो स्ट्राटेजिक रोड चाहिँ 13,448 किलोमिटर, 74-75 डेटामा चाहिँ 13,448 किलोमिटर छ। यो कुल सडकको 18% मात्रै स्ट्राटेजिक सडकहरू चाहिँ हाम्रो यो ग्रामीण सडकहरू जताततै खनेका ट्र्याकहरू त्यो बाहेकको, बाकी 81% यानि कि झन्डै 57,331 किलोमिटर स्थानीय सडक छ, जुन चाहिँ सुरक्षित अथवा यो भर पर्दो वा इन्जिनियरिङ पर्सपेक्टिभबाट उपयुक्त क्वालिटीको चाहिँ छैन। 88% जनसङ्ख्यामा स्वस्थ खानेपानी सेवा पुगेको छ। सिंचाइ सुविधा उल्लेख्य विस्तार भएको छ। 1,074 मेगावाट विद्युत उत्पादन भए 90.7% जनसङ्ख्याले विद्युतमा पहुँच प्राप्त गरेका छन्। त्यस्तो चाहिँ लाग्दैन, मलाई लाग्दैन 90% मा त्यहाँसम्म सेवा पुगेको होला, मान्छेले उपयोग गरेका छैन, सेवै पनि के पुग्यो होला। सो करिब 90% जनसङ्ख्याको टेलिफोन सेवामा र 55.4% जनसङ्ख्याको इन्टरनेट सेवामा पहुँच पुगेको छ। यो चाहिँ ठिकै हो, टेलिफोन त प्राय सबैकोमा ल्यान्डलाइन नभए पनि मोबाइल फोन त पुगेकै हुन्छ। अनि सामाजिक पूर्वाधारमा शिक्षा र स्वास्थ्यमा उल्लेख्य उपलब्धि हासिल भएको छ। यी सूचकहरूमा हामीले एनजिपीमा यो युएनबाट अवार्ड समेत प्राप्त गरेका छौँ। शिक्षामा प्राथमिक तहको कुल भर्ना दर 97.2% र माध्यमिक तहमा 43.9% पुगेको अवस्था छ। स्वास्थ्यका सूचक हेर्ने हो भने आधारभूत सेवामाथिको पहुँच, बाल तथा मातृ स्वास्थ्य, प्रसुति सेवा, कोख सेवा, एचआइभी एड्स, मलेरिया र क्षयरोगको नियन्त्रण, यी सबैमा उल्लेख्य प्रगति हासिल भएको छ। र जनतामा आवश्यक स्वास्थ्य सेवाको उपलब्धता 90%भन्दा बढी पुगेको छ। एक्सेस टु बेसिक हेल्थ केयर सर्भिस चाहिँ 90%भन्दा बढी पुगेको छ। 753 मध्ये 556 स्थानीय तहमा वाणिज्य ब्याङ्कका शाखाहरू पुगेको छ भनेर भनिन्छ। तर अहिले त यो बढी छ, यो अहिले सबैमा एउटा एउटा खोल्न लागेको छ, सच्याएर पढ्नु। ओके, यसरी उपलब्धिहरू भए पनि के छ त भन्दाखेरि लगिन छ त्यसलाई बनाउनुहोस्। शिशु मृत्यु दर र 5 वर्ष मुनिको बाल मृत्यु दर हेर्नुभयो भने प्रति 1,000 जीवित जन्ममा क्रमशः 1990 108 र 162 थियो, अहिले 22 र 39 झरेको छ। यो सब्सटेन्सियली रिड्युस्ड हो। मातृ मृत्यु दर चाहिँ प्रति 1,00,000 1990 850 थियो, अहिले 239। यो पनि दर्दनाक कुरा हो। 1,00,000 आमाहरूले बच्चा जन्माउँदाखेरि चाहिँ 239 जनाले ज्यान गुमाउनु, अरू कुनै कारणले होइन, डेलिभरी कम्प्लेक्सिटीको कारणले भने चाहिँ यो चाहिँ यति उल्लेख्य त भएको छ। त्यो बेलामा 850 ज्यान जान्थ्यो रहेछ होइन। यी सबैको कारण नेपालीको औसत आयु चाहिँ 69.7 वर्ष पुगेको अवस्था छ। नेपालमा सहस्राब्दी विकास लक्ष्यका अधिकांश लक्ष्यहरू पुरा भएका छन्। यिनीहरूमा योजनाबद्ध विकासको योगदान छ। यद्यपि यी उपलब्धिहरू सन्तोष मान्न सकिने अवस्थाका चाहिँ छैनन्। मुलुकको आर्थिक वृद्धि दर अत्यन्तै न्यून छ। औसत 3.54% माथि यो अवधिभरिको हेऱ्यो भने माथि जाँदैन, अहिले पछिल्ला केही वर्षमा मात्रै हो। अनि त्यस्तै गरिकन करिब 70,00,000 मानिस अझै पनि गरिबीको रेखामा नि छन्। बेरोजगारी दर 11.4% भनेको ज्यादै उच्च छ। अझै पनि सबै जिल्ला सदरमुकाम सडक सञ्जालले छुएको छैन। ठुलो जनसङ्ख्या विद्युत सेवाबाट वञ्चित छ। अनि 34% जनता अझै निरक्षर छन् भने करिब 3% बालबालिका विद्यालयबाट बाहिरै छन्, विद्यालय टेक्नै पाएका छैनन्। कृषिमा आधुनिकीकरण र व्यापारीकरण, औद्योगिक विकासको अभाव, युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था आदिले गर्दा अर्थतन्त्र चाहिँ डिप्रेसनमा आधारित बन्दै गएको छ। आयातको तुलनामा निर्यात अत्यन्तै न्यून छ, यसले गर्दा व्यापार घाटा उच्च छ। वैदेशिक ऋण निरन्तर बढ्दै गएको अवस्था छ। यी कुराहरू त के दिन्छ त भन्दा योजनाबद्ध विकास नै अपेक्षित रूपमा सफल भएन भन्ने कुरा देखाउँछ। किन भएन त योजनाबद्ध विकास सफल भन्दा, सबभन्दा पहिला हामीसँग पर्याप्त र विश्वसनीय सूचना र तथ्याङ्कको अभाव रह्यो, जसले गर्दा यथार्थपरक योजना बनेन। दोस्रो चाहिँ योजना तर्जुमा कार्यान्वयन र मूल्याङ्कनमा त्यसको निकायको कमजोर भूमिका रह्यो, सक्षम निकाय भएन। अघि हामीले पूर्व शर्तमा हेरेका थियौँ नि, वृद्धि केन्द्रित योजना बनायौँ हामीले, डिस्ट्रिब्युसन रिडिस्ट्रिब्युसन इन्क्लुजन रोड बेस्डमा ध्यान दिएर कसरी आर्थिक वृद्धि गर्न सकिन्छ मात्रै हेऱ्यौँ। विकासको ढाँचा र प्राथमिकतामा राष्ट्रिय सहमति कायम भएन र प्रतिबद्धताको अभाव रह्यो। दीर्घकालीन सोच उद्देश्य प्राथमिकता बारम्बार बदल्यौँ, योजनै कि चाहिँ फरक फरक थियो। दीर्घकालीन भनेको त एउटा पो होला त होइन, प्रत्येकचोटि चेन्ज गऱ्यौँ। अनि 10 औँ योजनाभन्दा अघिका योजनाहरूले खास गरी वञ्चितीकरण र सीमान्तीकरणमा परेका वर्ग समूहको मूल प्रभावीकरण गर्ने कुरामा ध्यान दिएन। वैदेशिक सहायतामाथिको निर्भरता अधिक र हाम्रो योजनाहरूको औसत 55%भन्दा बढी फन्डिङ चाहिँ त्यसको लगानी चाहिने लागत चाहिँ वैदेशिक स्रोतले धान्यो। महत्त्वाकाङ्क्षी उद्देश्य र लक्ष्यहरू राख्यो। योजना तर्कमा कार्यान्वयन मूल्याङ्कनमा संलग्न निकायहरूबीच समन्वय र सञ्चार कमजोर रह्यो। त्यस्तै गरिकन सरकारी निकायको खर्च गर्ने क्षमतै कमजोर रह्यो। खर्च गरेर आयोजना सफल हुने, आयोजना सफल गरेर योजना सफल हुने। स्थानीय सामाजिक सांस्कृतिक अवस्थाप्रतिको व्यवस्थाले गर्दा विकासको प्रतिरोध भयो स्थानीय तहबाट, कम्युनिटी लेभलबाट। योजना प्रक्रिया नै त्रुटिपूर्ण भयो। योजना बजेट र कार्यक्रमबीच सङ्गति भएन। कमजोर वित्तीय अनुशासन र उत्तरदायित्व रह्यो। विगतका गल्तीबाट सिकेनौँ हामीले। योजना निकाय नै कमजोर माथि पनि आयो। अप्रभावकारी आयोजना व्यवस्थापन, हाम्रो आयोजना प्रोजेक्ट म्यानेजमेन्ट इफेक्टिभ भएन, जसले गर्दा पनि योजना सफल भएन। अनुगमन मूल्याङ्कन रिचुअल भयो। व्यवस्थापन र प्रशासन आफै यो के भयो, कमजोर भएर जटिल र अस्पष्ट कार्यविधिले गर्दाखेरि पनि यस्तो समस्या रह्यो। अब सहभागितामूलक सबै मात्रै भन्छु, सहभागितामूलक भनेको चाहिँ यो योजना बनाउँदाखेरि सरकारवालाहरूलाई यो योजना बनाउँदा मात्रै होइन, पञ्चमालमा कार्यान्वयनमा अनुगमन मूल्याङ्कनमा सहभागिता गराएर गरियो भने त्यो सहभागितामूलक योजना प्रणाली हुन्छ। सहभागिता गराउन तिनवटा कुरा चाहिन्छ, एक्सेस टु इन्फर्मेसन, एक्सेस टु डिसिजन मेकिङ, एक्सेस टु जस्टिस। तपाईँ सहभागी हुनलाई सूचनामाथि पहुँच हुनु पऱ्यो, जानकारी हुनु पऱ्यो र पो सहभागी हुन सक्नुहुन्छ, होइन? अनि त्यसपछि निर्णय प्रक्रियामा पनि तपाईँको सहभागिता हुनु पऱ्यो, अनि पो तपाईँले त्यहाँ प्रभाव पार्न सक्नुहुन्छ। निर्णय प्रक्रियामा सहभागी हुनु तपाईँको कुनै नसुनिकन निर्णय भयो, तपाईँलाई अन्यायमा पऱ्यो भने ग्रिभेन्स ह्यान्डलिङ अथवा जस्टिस प्रोसेस, जुडिसियल प्रोसेसमा सहजै जान सक्नुहुन्छ कि हुन्न, सक्नुहुन्न भनेदेखि सहभागितामूलक योजना प्रभावकारी हुन सक्दैन। अब सहभागिता विभिन्न किसिमको हुन्छ, नोमिनल सहभागिता होइन, कन्स्ट्रक्टिभ, ट्रान्सफर्मेटिभ, मिनिङफुल सहभागिताको कुरा गरेको हो योजनामा। ट्रान्सफर्मेटिभ भनेको सहभागीले योजनालाई आफ्नो हित अनुकूल निर्णय गराउन सक्ने गरी सहभागीहरू चाहिँ यो ट्रान्सफर्मेटिभ इङ्गेजमेन्ट हो। त्यसैले सहभागितामूलक योजनामा स्टेक होल्डरको ट्रान्सफर्मेटिभ इङ्गेजमेन्ट हुनु जरुरी हुन्छ। अरू त सबै तिनै नर्मल कुरा हो। नेपालमा सहभागितामूलक योजना भने पनि सङ्घीय तहको योजना सहभागितामूलक भनेर सरकारवाला सबै स्टेक होल्डरको हुँदैन। सङ्घीय तहको योजना चाहिँ के हुन्छ भने विज्ञ, राजनीतिक दलका प्रतिनिधि, मिडिया, नागरिक समाज होइन आदिलाई सहभागी गरेर छलफल गरेर सहभागितामूलक बनाउने प्रयत्न गरिन्छ। र प्रदेश तहसम्म, पहिला क्षेत्रमा गइन्थ्यो, अहिले प्रदेश तहसम्म गएर पनि कन्सल्टेसन गरेर सहभागितामूलक बनाउने प्रयत्न गरिन्छ। तर विपुलसम्म चाहिँ योजना बनाउँदा सहभागी बनाउने चलन छैन। प्रोभिन्सको पनि प्लान त्यस्तै हुन्छ। फेडरेसनमा हाम्रो राष्ट्रिय योजना आयोग छ, प्रदेशमा योजना तथा नीति आयोग गठन गरेका छन्। राष्ट्रिय योजना आयोगले बनाएको राष्ट्रिय योजनासँग मेल खाने गरी प्रदेशहरूले आफ्ना योजनाहरू बनाउँछन्। अनि प्रदेश तहको योजना पनि पुरै जनतामा भएर बन्दैन। सहभागितामूलक योजना चाहिँ स्थानीय तहको योजना मात्रै। योजना भनेको आवधिक र वार्षिक दुइटै योजना हो, बजेट या कार्यक्रम पनि योजनै हो। त्यसैले स्थानीय तहको चाहिँ सातवटा चरण छ योजना तर्जुमाको। सङ्घबाट यो खास गरिकन अन्तर सरकारी वित्तीय हस्तान्तरणको मापदण्ड र त्यसको के भन्छ मार्गदर्शन र सिलिङ पठाउँछ। पठाइसकेपछि स्थानीय तहले आफ्नो रिसोर्सको प्रोजेक्सन गर्छ। लोकल लेभलमा पनि रिसोर्स कमिटी हुन्छ, त्यसले आफ्नो स्रोतको प्रोजेक्सन गर्छ। अनि उसले के गर्छ, बजेटको मार्गदर्शन र सिलिङ निर्धारण गर्छ। र अब के गर्छ, वडाहरूलाई चाहिँ बजेट त्यो सिलिङ र मार्गदर्शनभित्र रहेर तर्जुमा गरेर पठाउन भन्छ। अब वडाले बस्ती टोल स्तरबाट आयोजना तर्जुमा गर्छ, त्यो के अरे छनौट गर्छ। अब त्यो आयोजना छनौट गर्दा टोल वा बस्ती स्तरमा चाहिँ महिला, अपाङ्गता, दलित, जनजाति, मधेसी होइन यिनीहरूलाई अनिवार्य रूपमा सहभागी गराउनु पर्छ। त्यो मात्रै नभइकन स्थानीय गैर सरकारी संस्था, मिडिया, नागरिक समाज यिनीहरूलाई पनि सहभागी गराउनु पर्छ भनेको छ है। यसै नै लोकल लेभलको प्लानिङ प्रोसेस चाहिँ रियल्ली पार्टिसिपेटिभ प्लानिङ प्रोसेस छ। अब तिनीहरूले वडा स्तरबाट आयोजना छनौट गरेपछि कहाँ पठाउँछन्, तिनीहरूले वडामा टोलबाट वडामा पठाउँछन्, वडाले इन्टिग्रेट गर्छ र प्राथमिकता सहित गाउँ कार्यपालिका, नगर कार्यपालिकामा पठाउँछ। गाउँ नगर कार्यपालिकाले उपाध्यक्षको संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति बनाएको हुन्छ। हो त्यो समितिले अब के गर्छ, आफ्नो स्थानीय तहभरिका आयोजनाहरूलाई एकीकृत गर्छ र फेरि प्राथमिकीकरण सहित अब के गर्छ, उसमा सभामा पेस गर्छ, सभामा पेस गर्छ। सभामा चाहिँ यहाँ अर्थमन्त्रीले बजेट पेस गरे जस्तो त्यो तर्जुमा समितिको अध्यक्ष यानि कि उपाध्यक्ष वा उपन्यासले के गर्छ, त्यो बजेट कार्यक्रम प्रस्तुत गर्छ र स्वीकृत हुन्छ अनि अख्तियारी गएर खर्च हुन्छ. यसरी लोकल लेभलमा सेभेन स्टेप्स अफ प्रोजेक्ट प्लानिङ अथवा प्लानिङ बजेटिङ हुन्छ. यो कुरा यहाँ मैले लेखिदिएको छु. एकदमै अब हामी कहाँ पर्याप्त सूचना तथ्याङ्कको अभाव, सूचनामाथि आम नागरिकको सहभागिताको अभाव, सहभागिता गर्दा त्यो वर्गको एलिटको डोमिनेन्स, सहभागीहरूको सचेतना र सशक्तिकरणको अभावमा कन्स्ट्रक्टिभ र ट्रान्सफर्मेटिभ इङ्गेजमेन्ट हुन नसक्ने, अनि त्यस्तै गरिकन यो चाहिँ के भन्छ सहभागिता गराउँदाखेरि प्रक्रियाहरू संक्षिप्त पारदर्शी तरिकाले नगराइने होइन, र बजेट योजना बनाउँदाखेरि आवश्यकता, प्राथमिकता, स्रोतको अधिकतम सदुपयोग, कृतवेयता, कुशलता जस्ता कुरालाई ध्यान दिनुभन्दा पनि लोकप्रियता होइन, अनि त्यसपछि सबैलाई खुसी पार्न बजेट छर्ने प्रणाली, यो प्रवृत्तिले हाम्रो चाहिँ स्थानीय तहको पनि योजना प्रक्रिया प्रणाली प्रभावित हुने हुँदा, सहभागितामूलक हुँदा हुँदै पनि त्यो योजनाप्रति आम नागरिकको स्वामित्व, अर्थपूर्ण सहभागिता र कार्यान्वयन योग्य योजनाको चाहिँ अभाव छ भनेर हामीले अलिकति क्रिटिकल्ली लेख्नुपर्ने हुन्छ. अब यति भनेपछि अघिको लगेर गाँसको अनि त्यसपछि हामी एकछिन ब्रेक गर्छौँ. बजेटमा आउँदै थियो मैले अब यो योजनालाई अहिले भनेको योजनालाई अब स्थानीय तहको त बजेटै पनि हो, त्यही हो योजना योजना पनि बनाउँछन् स्थानीय तहहरूले पनि, तर त्यो चाहिँ कन्सल्टेन्ट अथवा आउटसोर्सिङ गरेर 5 वर्षको यो गरेर बनाउने चलन छ. तर स्थानीय तहको योजना प्रणाली भन्दा चाहिँ खास गरिकन बजेट एनुअल प्लानिङ सिस्टम नै हो. अब बजेट भनेको चाहिँ यसो गरौँ न, तपाईँहरूले बजेटलाई डिफाइन गरेर भन्नुहोस् मलाई के हो बजेट. एउटा भन्दा दुईवटा सेन्टेन्स लेख्न पाइँदैन र धेरै लामो बनाउन पाइँदैन, बढीमा एक लाइन र अर्कोको आधाभित्रमा बजेटलाई परिभाषित गर्नु त कसरी गर्नुहुँदो रहेछ.